قد بسم الله الرحمن الرحيم إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهدي الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله وبعد وقال عز وجل في القرآن المجيد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون وقال يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها بث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا وقال يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي وقال عز وجل في القران المجيد بسم الله الرحمن الرحيم وما امروا الا ليعبدوا الله مخلصين له الدين وقال النبی صلی اللہ علیہ وسلم انما الاعمال بالنیات اما بعد تمام تعریفیں اس اللہ عزوجل کے لیے لائق و زیبا ہیں جو تمام جہانوں کا بنانے والا اور اسے پالنے والا ہے اور درود و سلام اس کے آخری نبی محمد صلی اللہ علیہ وسلم پر. الحمدللہ ہم تمام یہیں ہفتے واری درس قرآن کے لیے جمع ہوئے. انشاءاللہ عزیز اس مختصر سے وقت میں میں آپ تمام کے سامنے ایک بہت ہی انتہائی اہم موضوع پر جو ہے روشنی ڈالنے کی کوشش کروں گا, جس عنوان کا, جس چیز کا تعلق ہمارے تمام اعمال سے ہوتا ہے, جس کو نبی اکرم صلی اللہ علیہ وسلم نے اپنی حدیث میں یوں فرمایا جو میں نے خطبے کی بات تلاوت کی, انما الاعمال بالنیات. اور اسی روایت, اسی حدیث کو تقریباً تمام محدثین نے اپنی کتب حدیث کے اندر سب سے پہلے باب میں باندھا کہ نیت کا بیان یا نیت کا باب, اس لیے کہ تمام اعمال, چاہے وہ فرض ہو, چاہے وہ سنتیں ہو, موقعدہ ہو, نفل ہو, کوئی بھی اعمال جو ایک مومن کرتا ہے, ان تمام اعمال کا انحصار نیتوں سے اس کے ہوتا ہے. پھر چاہے ایک انسان جو ہے ظاہری اعتبار سے آپ کو لگتا ہے کہ کوئی کام ایسا کرتا ہے, ٹھیک, جس کے معاملے میں ظاہر تو لگتا ہے کہ یہ آدمی گناہ گار ہوں گا, لیکن چونکہ اس کی نیت اس کام کی نہیں اور وہ مجبور کر دیا گیا ہے اس کام کے لیے. جیسا صحابہ کے دور میں صحابہ چاہتے تھے کہ وہ نمازیں پڑھے, وہ کھل کر جو اللہ کی عبادت کرے, لیکن ظاہری اعتبار سے وہ یہ کام نہیں کر پاتے تھے, لیکن باطنی اعتبار سے ان کی نیتیں اس میں ہوتی تھی کہ کاش کہ ہم یہ تمام اعمال کھل کر کر پاتے, ٹھیک ہے. تو بہرحال لیکن ان کی وہ نیتیں جو اندر تھی کہ مخلص اپنے دین جو ہے نیتوں کر کے وہ چاہتے تھے, اس کا اجر یقیناً جو ہے ان تمام کو ملے گا. تو بہرحال اور وہیں کچھ ہوتے ہیں لوگ جو ظاہری اعتبار سے جن کو دیکھ کر ان کا تقویٰ, ان کا زہد ایسا لگتا ہے کہ اس سے زیادہ متقی پرہیزگار انسان دنیا میں نہیں ہے, لیکن ان کی نیتوں کے فساد کی وجہ سے وہ ظاہری اعمال جو دکھ رہے ہیں لیکن نیت چونکہ ان کی خراب ہے, اس کی بنیاد پر جو ہے وہ اعمال ان کو اجر نہیں دیتے ہیں. جس کی مثال نبی اکرم صلی اللہ علیہ وسلم نے یوں دی اور فرمایا کہ جہنم تین لوگوں سے دہکائی جائیں گی. پہلا وہ شخص ہوں گا جو شہید ہوں گا, دوسرا وہ شخص ہوں گا جو عالم, یا ایک روایت میں قاری مطلب حافظ کے الفاظ ہے, مطلب قرآن کی قرأت کرتا ہوں گا, اور تیسرا وہ شخص ہوں گا جو جس کو اللہ نے مال دے رکھا اور اللہ کے راہ میں خرچ کرتا ہے. ان تینوں سے شروع ہوں گی, لیکن تینوں کے ساتھ جو معاملہ ہوں گا, جس چیز میں ان کی خلل اور گڑبڑ ہوں گی, وہ یہ ہوں گی کہ تینوں نے یہ کام دکھاوے کے لیے کیے ہوں گے, اللہ کے لیے خالص نہیں کیے ہوں گے. شہید نے اس لیے شہادت دی کہ لوگ کہے کہ وہ شہید ہے, عالم نے اس لیے فتوی, یا قاری نے اس لیے قرآن سنایا کہ لوگ تعریف کرے کتنا اچھا عالم اور قاری ہے, اور اس مالدار نے اس لیے مال خرچ کیا کہ لوگ تعریف کرے کتنا خرچ کرتا ہے. تو تینوں کو دنیا میں اجر مل گیا, آخرت میں نہیں ہے. حالانکہ شہادت, علم دین کا حاصل کرنا, حفظ قرآن کرنا اور اس پر قائم رہنا بہت بڑی بات ہے, اور مال خرچ کرنا اللہ کے دینے کے بعد یہ بہت بڑے کاموں میں سے ہے, لیکن اس کے باوجود صرف نیت کے فساد اور برائی کی وجہ سے وہ تینوں جو ہے جہنم میں جائیں گے. تو اس لیے میں نے کہا اس عنوان کا بڑا گہرا تعلق ہے ہمارے اعمال سے, اور اس کی بڑی اہمیت ہے, یاد رکھی, اور ایک مومن کے نزدیک اس کی نیت بڑی اہمیت کی حامل ہے, اس لیے کہ تمام دینی امور کا تعلق اس نیت سے ہوتا ہے. اس کی درستگی اعمال کی درستگی ہے, نیت کا فساد برائی, اعمال کا فساد اور اعمال کی برائی ہے. پھر اگر انسان مجبور کر دیا جائے کسی غلط کام کے لیے لیکن اس کی نیت نہ ہو, تو اللہ رب العزت اس کو اس معاملے میں بخش دیں گا, معاف کر دیں گا. جیسے عمار بن یاسر رضی اللہ عنہ کا واقعہ ہے, مشرکین نے انہیں پکڑ لیا اور کہا کہ اب تجھے ہم قتل کر دیں گے, اور یہ غلام تھے، ان کے والد کو اور ان کی والدہ کو پہلے یہ لوگ شہید کر چکے تھے۔ تو کہا کہ اگر تجھے اپنی جان پیاری ہے، اتنی اذیتیں پہنچائی تو شرک کر دے۔ کہا شرک تو نہیں کر سکتا۔ کہا جی ٹھیک ہے شرک نہیں، بل کم از کم اللہ کو گالی دے دے، برا بھلا کہہ دے۔ چونکہ اس تکلیف میں تھے کہ وہ جان لے بھی نہیں رہے تھے، تو اللہ کو گالی دے دی۔ اللہ رب العزت نے جب رسول اللہ کے پاس بھاگتے ہوئے کہا اللہ کے رسول میں تو ہلاک اور برباد ہو گیا، تو اللہ رب العزت نے سورہ نحل کی آیت نازل کی کہ وہ لوگ جو ایمان لائے اور ایمان پر جم گئے، جن کے دل میں کوئی برائی نہیں لیکن مجبور کر دی جائے کسی معاملے پر، تو اللہ رب العزت ان کی نیتوں کو دیکھیں گا، ان کے اعمال کو نہیں۔ تو گویا یاسر رضی اللہ عنہ کا وہ، عمار رضی اللہ عنہ کا وہ عمل اللہ کے نزدیک برا نہیں تھا، اس لیے کہ وہ مجبور کر دیے گئے تھے۔ سمجھ رہے ہیں آپ؟ تو نیت اتنی اہم ہے، ان کی نیت نہیں تھی بالکل کہ وہ اللہ کو برا بھلا کہے۔ اور یہاں شہید ہے، اور یہاں دوسرا شخص وہ ہے جو مالدار ہے اور حافظ اور عالم ہے، لیکن نیت کے برے ہونے سے۔ تو نیت کا درست ہونا یاد رکھیے بڑا اہم ہے۔ ہم کوشش کریں کہ اپنی نیتوں کو ہر کام سے پہلے خالص کر دے اللہ کے لیے، ہر کام سے پہلے، پھر وہ کام چھوٹا کیوں نہ ہو انشاءاللہ عزیز باعث اجر و ثواب ہوں گا۔ اور اگر نیت خالص نہ ہو، کام کتنا ہی بڑا ہو، لیکن اگر نیت خالص نہ ہو تو باعث اجر و ثواب نہیں ہوں گا، بلکہ وہ اعمال کبھی کبھار گناہ بن جاتے ہیں۔ تو بہرحال یہ بڑی اہم چیز ہے، اور مومن کے لیے اس کا بڑا گہرا تعلق ہے اس کی نیت کا۔ اللہ رب العزت نے اسی بات کو اپنی کتاب میں یوں فرمایا اور کہا، جو میں نے خود میں آیت تلاوت کی، اس سورہ بینہ سورہ نمبر جو ہے 98، اس کی آیت نمبر 5 تھی۔ اللہ نے فرمایا وما امیر اللہ علی ابود اللہ مخلصین اللہ الدین، کہ اللہ رب العزت فرماتا ہے اور انہیں ہم نے حکم دیا تھا کہ اپنی نیتوں کو اللہ کے ساتھ عبادت میں خالص کر لے، اپنے دین کو اللہ کے لیے خالص کر لے۔ اللہ نے فرمایا کہ اخلاص کے ساتھ اللہ کی عبادت کرے، اپنی نیتوں کو، اپنے دل کو اللہ کی عبادت کے لیے خالص کر لے۔ یہ حکم اللہ رب العزت نے ہم سے پچھلی امتوں کے تعلق سے فرمایا، ہم نے دیا تھا۔ مطلب جو بھی عبادت کرے اللہ کی، خالص نیت سے کرے، ٹھیک ہے؟ اور اللہ رب العزت کسی معاملے میں شریک نہیں چاہتا، یاد رکھی۔ اور اگر وہ عبادت چاہتا ہے تو اس عبادت کو وہ چاہتا ہے کہ ہم خالص نیت کر کے وہ عبادت کریں، ایک دم اخلاص کے ساتھ وہ عبادت کریں اور مکمل اللہ کے لیے عبادت ہو۔ اور ہم جانتے ہیں کہ اگر اس معاملے میں ذرہ برابر بھی ہم نے کوتاہی کی تو یہ اخلاص نیت نہ رہا عبادت میں تو وہ کہیں نہ کہیں ریا ہو جاتا ہے، یاد رکھی۔ اور ریا ایک سنگین جرم ہے۔ میرا بہرحال موقع نہیں ہے کہ میں ریا پہ بات کروں، چونکہ آج میں نیت کے آداب رکھوں گا آپ کے سامنے۔ تو اگر اس میں خلل ہوتا ہے، اس نیت میں خالص ہونے میں، تو وہ ریا ہو جاتا ہے، یاد رکھی۔ تو اس کا حکم دیا گیا تھا۔ اور نبی اکرم صلی اللہ علیہ وسلم سے پہلے مشرکین مکہ بھی اپنی نیتوں کو جب مصیبت اور پریشانیوں میں ہوتے اللہ کے لیے خالص کر لیا کرتے تھے، ہر عبادت کو، ہر معاملے کو، اپنی نیت کو اللہ کے لیے خالص کر کے اس سے دعائیں کرتے تھے۔ جیسے کہ ایک واقعہ آتا ہے جو ہے، جو اکرامہ بن ابی جہل رضی اللہ عنہ، جو ابو جہل کے بیٹے تھے، رسول اکرم صلی اللہ علیہ وسلم نے جن 10 لوگوں کے تعلق سے فتویٰ دیا تھا، بات کہی تھی، حکم دیا تھا کہ اگر یہ کعبے کے غلاف میں بھی لپٹے ہوئے پائے گئے تو انہیں قتل کر دینا، چھوڑا نہیں جانا۔ اس 10 کی فہرست میں اکرامہ بھی شامل تھے۔ ہوا یوں کہ اکرامہ جو ہے بھاگ کھڑے ہوئے، مکہ سے بھاگے، ان کی بیوی جو ہے ایمان لائی تھی، اس نے مدد کی بہرحال شوہر کو تاکہ بچ جائے۔ ساحل پر پہنچے، کشتی میں سوار ہوئے اور حبش کے لیے سفر کر کے بھاگنا شروع کر دیا۔ راستے میں ہوا یہ کہ بھنور آ گیا، پانی جو اس طرح، جو سمندر اوپر نیچے ہو جاتا ہے اور بھنور آ جاتا ہے، بھنور آ گیا۔ اور جو کشتی کے چلانے والا تھا، اس شخص نے کہا اب سب اپنی نیتوں کو خالص کر لے، اس لیے کہ اب اللہ کے سوا کوئی نہیں بچا سکتا۔ کشتی والوں نے اپنی نیتوں کو خالص کرنا شروع کر دیا، صرف اللہ سے مانگنا شروع کر دیا۔ اکراموں کو بھی بات عجیب لگی، جب وہ اترے ساحل پر، اللہ نے بچا لیا، کہا کیسی عجیب بات ہے، ہم جب مصیبتوں میں ہوتے ہیں اور حقیقت میں مدد چاہیے ہوتی ہے تو اپنے بتوں کو چھوڑ کر ہم اللہ کو پکارتے ہیں، اپنے بتوں کو نہیں پکارنے کو کہا۔ اس نے کیا کہا اس شخص نے، کہ بس خالص کر لو اپنی نیتوں کو اللہ کے لیے، اور سارے لوگوں نے اپنی نیت سے خالص، اللہ نے بچا لیا۔ تو کہا پھر یہی معبود حقیقی ہے جو ہم کو بھور میں نکال سکتا ہے، وہ جو خشکی میں ہم کو نکال سکتا ہے، تری میں نکال سکتا ہے، وہی ہم کو خشکی میں بھی نکال سکتا ہے، مطلب زمین پر بھی یہی معبود بچا سکتا ہے۔ اس کے بعد ان کی بیوی نے رسول اکرم صلی اللہ علیہ وسلم سے گزارش کی کہ میرے شوہر کو معاف کر دیا جائے۔ اس کے بعد اکرامہ کو یہ خبر بھیجی گئی، آپ نے آ کر ایمان قبول کیا، یاد رکھیں۔ سمجھ رہے ہیں بات کو؟ تو اس چیز کو سمجھیے آپ، نیت کا خالص ہونا کیا ہے، اور یہ بڑی اہم بات ہے۔ یہاں تک کہ مشرکین بھی جب مصیبتوں میں ہوتے اپنی نیتوں کو خالص کرتے۔ یہ بات میں اس لیے رکھ رہا ہوں کہ آج بہت ساری بار جب مومن جو لوگ مومن ہونے کا دعویٰ کرتے، بہرحال ایسا آدمی مومن نہیں ہو سکتا، جو مومن ہونے کا، ایمان والے ہونے کا دعویٰ کرتے ہیں، وہ بھی جب مصیبت آتی ہے تو اللہ کے لیے مشرکین اپنی نیتوں کو خالص کرتے، ہمارا مسلمان بھائی جب مصیبت آتی ہے تو اپنی نیت کو خالص غیر اللہ کے لیے کر لیتا اور یا فلاں کے نام سے آوازیں شروع ہو جاتی اللہ کو چھوڑ کر، سمجھ رہے بات کو؟ تو مشرک دیکھیے اپنی نیتوں کو، اور یہی حکم تھا کہ اللہ رب العزت فرماتا ہے کہ وما امیر، ہم نے انہیں اسی چیز کا حکم دیا تھا کہ اللہ کی عبادت اپنی نیتوں کو خالص کر کے کرے، مطلب ہر عبادت صرف اور صرف اللہ کے لیے ہونی چاہیے، یاد رکھیں۔ اور آج کے زمانے میں بھی چاہے کتنا ہی پرلے درجے کا مشرک ہو، اگر سمندر میں پھنستا ہے یا آسمان میں پھنستا ہے کبھی، تو وہ بھی اپنی نیت کو خالص اللہ کے لیے کر کے آواز دیتا ہے، ٹھیک ہے؟ چونکہ آپ صلی اللہ علیہ وسلم کے زمانے میں لوگ سمندر میں ہی ہوا کرتے، آسمانی سفر کا تصور نہیں تھا۔ میں کہتا ہوں آسمانی سفر میں تو یہاں تو بھور میں پھنسنے سے پہلے دعا ہوتی ہے، وہاں تو خالی جہاز صرف دھڑ دھڑ کرنا، تھوڑا سا ہوا سے ہر آدمی اپنی نیت تو خالص کرنا شروع کر دیتا ہے کہ اللہ بس اتر گیا تو اتنے رکعت نماز، تو کوئی غیر مسلم ہے تو میں فلاں، مطلب اللہ کے لیے خاص کرتے اپنی نیتوں کو، سمجھ رہے ہیں بات کو؟ یہ بڑی اہم چیز ہے، یاد رکھی، ٹھیک۔ اس کے علاوہ اللہ رب العزت دوسرے مقام فرماتا ہے سورہ زمر، سورہ نمبر 39، اس کی آیت نمبر 11 میں اللہ نے فرمایا قل انی امرت ان اعبد اللہ مخلصا لہ الدین، کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کو کہا گیا، یہ تو پچھلی قوموں کو کیا حکم آیا تھا وہ بات تھی، اب یہاں فرمایا قل انی امرت، کہ نبی آپ کہہ دیجئے مجھے حکم دیا گیا ہے کہ میں اپنی نیت کو جو ہے خلوص نیت کے ساتھ اللہ کی عبادت کروں۔ مطلب نہ صرف پچھلی امتوں کو حکم دیا گیا تھا، اس امت کے نبی کو بھی یہ حکم دیا گیا کہ اپنی نیت کو خالص کر کے عبادت کرے، گویا امت کو تعلیم دی جا رہی ہے کہ امت بھی اپنی نیتوں کو خالص کر کے اللہ کی عبادت کرے، کہ اللہ کے رسول فرما رہے قل انی امرت ان اعبد اللہ مخلصا لہ الدین، کہ مجھے بھی اس چیز کا حکم دیا گیا ہے کہ میں بھی اپنی نیت کو خالص اللہ کے لیے کر کے اس کی عبادت کروں۔ تو ہمیں چاہیے ایک مومن کو ہر چیز میں اپنی نیت کو خالص کرے۔ خالص سمجھتے ہیں نا، خالص کا مطلب ہوتا ہے پاک، اسی وجہ سے سورہ اخلاص کو اخلاص کہا جاتا ہے کہ اس نے شرک اور توحید کو الگ کر دیا، پاک کر دیا، اس نے حقیقی رب کو جھوٹے رب سے الگ کر دیا۔ خالص بولتے ہیں نا، خالص تیل، خالص دودھ، خالص گھی، مطلب پیور، ٹھیک ہے؟ تو سورہ اخلاص مطلب جس نے شرک کی گندگی کو الگ کر دیا اور توحید کو الگ کر دیا، اس لیے اس کو اخلاص کہا جاتا ہے۔ تو یہاں کہا جا رہا ہے کہ خالص نیت کے ساتھ اپنی نیتوں کو مکمل طور سے پیور انٹینٹ کر دے، صاف کر لے اور صرف اللہ کی عبادت کرے، یہ ہمیں حکم دیا گیا ہے۔ نبی اکرم صلی اللہ علیہ وسلم فرماتے اور کہتے ہیں انما الاعمال بالنیات، صحیح بخاری اور صحیح مسلم کی روایت متفق علیہ کہ اعمال کا دار و مدار نیتوں پر ہوتا ہے۔ پھر آپ نے آگے فرما انما لکل امرئ ما نوى، اور جس نے جس چیز کی نیت کی ہوں گی اس کو وہ چیز ملیں گی۔ پھر آگے آپ نے فرمایا جس نے ہجرت اس لیے کی، جس نے ہجرت اللہ اور اس کے رسول کے لیے کی خالص اپنی نیت کر کے، تو اسے ہجرت کا ثواب ملیں گا، اور جس نے ہجرت اس لیے کی تاکہ کسی لڑکی سے نکاح کر لے تو اسے اس نکاح کا ثواب ملیں گا، ہجرت کا ثواب نہیں ملیں گا۔ حالانکہ عمل دونوں ایک ہی کر رہے ہیں، مکہ سے نکل کر ایک شخص مدینہ آ رہا ہے ہجرت کر رہا ہے، مکہ سے نکل کر دوسرا شخص آ رہا ہے لیکن اس نیت سے آ رہا ہے کہ وہاں ایک اچھی عورت اس سے نکاح کر لوں گا۔ تو یہاں دونوں نے تکلیفیں تو برابر جھیلی لیکن ایک کو ثواب ہجرت کا، اور ہجرت کا ثواب کیا ہے معلوم آپ کو؟ تین اعمال ایسے اسلام میں جن کا ثواب بہت بڑا ہے، اور ایسا ثواب ہے کہ پچھلے تمام گناہ معاف ہو جاتے ہیں۔ پہلا اسلام لے آنا، دوسرا حج مبرور، ایک ایسا حج کرنا جس کے بعد انسان کی زندگی بدل جائے اور اللہ قبول کر لے، تو اس کا بھی ثواب یہ ہے کہ پچھلے تمام گناہ معاف۔ اور تیسرا ایسا عمل جو جس سے پچھلے تمام گناہ معاف ہوتے ہیں وہ ہجرت، ہجرت کرنے سے تمام گناہ معاف ہوتے ہیں۔ اور میں سمجھتا ہوں نکاح کرنے سے کچھ پچھلے گناہ کی معافی کی کوئی بات آتی نہیں ہے۔ تو جس نے ہجرت کی، تکلیف تو دونوں سہ رہے ہیں لیکن ایک نے نیت کی اللہ اس کے رسول کے لیے، ایک نے نیت کی نکاح کر لوں گا، تو جس نے اللہ اور اس کے رسول کے لیے تمام گناہ معاف، جس نے لڑکی کے لیے کیا اس کے ظاہر سے تو گناہ تو معاف نہیں، بس نکاح کا ثواب ملے گا اسے۔ نیت تو اس کی بھی اچھی ہے نکاح کرنا، لیکن ہجرت کا ثواب تو گیا اس کے ہاتھ سے، سمجھ رہے ہیں بات کو؟ تو عمل تو دونوں کا ایک ہی ہے، سفر کر رہے ہیں، تکلیفیں جھیل رہے ہیں، مشرکین کی تکلیفیں جھیل رہے ہیں، لیکن ثواب میں دونوں میں کتنا فرق ہے، کس بنیاد پر فرق ہے ثواب میں؟ نیت۔ انما الاعمال بالنیات، اعمال کا انحصار نیت پر ہے۔ اب یہاں ایک وضاحت ضروری ہے، وضاحت کیا ہے؟ حدیث میں الفاظ ہے اعمال کا انحصار، اعمال کا دار و مدار اعمال نیت سے ہے۔ بہت سے لوگ صرف نیتیں ہی رکھ رہے ہیں، اعمال غائب ہے، سمجھ رہے بات کو؟ صرف نیتیں رکھ رہے ہیں، اعمال مکمل غائب ہے۔ جیسا کہ میں یہ کہوں کہ میرے پاس یار اگر 100,000 روپیہ ہوتا نا تو میں بھی دیکھو اللہ کے راہ میں خرچ کرتا ہوں، ٹھیک ہے، اچھی نیت ہے، ابھی جیب میں 10,000 ہے لیکن اس میں سے کچھ نہیں خرچ کر رہے، جب 100,000 ہوئے نا جب خرچ کروں گا، تو یہ اس کا ثواب ملیں گا آپ کو اس نیت کا؟ اس لیے کہ جو ہے اس میں تو آپ کرنا نہیں چاہتے ہیں، جو آنے کی سوچ رہے ہیں اور آپ کو پتا ہے 100,000 کبھی آنے والا نہیں، تو کبھی دینا بھی نہیں پڑے گا اپنے کو، سمجھ رہے آپ؟ بہت سے لوگ یہ نیت ہوتی ہے جب ان سے کہا تھا خرچ کرو अभी नहीं मियाँ, जब ज़्यादा आएगा ना मेरे पास तो लाखों करोड़ों में खर्च करूँगा। जब तुम्हारे पास रुपये है तो तुम खर्च नहीं कर सकते, लाखों करोड़ आने के बाद क्या खर्च करोगे? सिंपल बात है, जब तुम कम में नहीं खर्च कर सकते, ज़्यादा में तो इंसान और लालची हो जाता है, याद रखिए, इसलिए कि इंसान की फितरत ज़्यादा आने के बाद और कंजूस हो जाता है, समझ रहे आप? तो बहरहाल इस बात को समझना ज़रूरी है। तो आमाल का दारो मदार नीयत पर है, तो आमाल भी चाहिए, खाली नीयतें नहीं चाहिए इस्लाम को, आमाल और उसके साथ अच्छी नीयत है, ये अच्छी नीयत है और उसके साथ अच्छे आमाल, ठीक है? अच्छा, नीयत का भी अच्छा होना ज़रूरी है और आमाल का या अमल का भी अच्छा होना ज़रूरी है, दोनों का एक वक्त अच्छा होना ज़रूरी है। जैसे मिसाल के तौर पर कि एक इंसान जो है, एक वाक़या आता है कि दो शख्स रास्ते से जा रहे थे, एक शख्स ने एक एक अनार का टोकरे में एक शख्स अनार ले जा रहा था, उसने उसके अनार चुरा लिए। तो दूसरे शख्स ने कहा, अरे तुमने अनार चुरा लिए, ये तो गुनाह है। तो कहा, रुको, मेरी नीयत बहुत साफ थी। आगे जाने के बाद उसने कुछ फ़कीरों को अनार सदका कर दी। कहा, देखो मेरी नीयत कितनी अच्छी थी, मैंने फ़कीरों के लिए किया, फ़कीरों कौन देंगे अनार ला कर, है ना? मतलब वो रॉबिनहुड बन रहे थे वो, कि मालदारों से लूटेंगे और गरीबों को देंगे। तो कहा, इन गरीबों को कौन अनार खिलाने वाला था? तो उस पहले शख्स ने कहा, मेरे भाई ये नीयत तो तेरी बहुत अच्छी थी कि गरीबों को अनार खिलाए, लेकिन चोरी करने का अमल अमल सही नहीं है ना। नीयत बहुत उसकी अच्छी है कि अनार गरीबों को दे, लेकिन चोरी करना तो हराम है ना शरीयत में। तो अमल अगर गलत है तो अच्छी नीयत उसको फ़ायदा नहीं पहुंचाएंगी। और वैसे ही अमल अगर सही और नीयत बुरी हो जाए, ऐसा उस आदमी की तो नीयत अच्छी है, खालिस कर रहा है, चुरा रहा है ताकि लोगों को दे। अब यहाँ आदमी नमाज़ पढ़ रहा है, अब नमाज़ पढ़ रहा है और ये सोच रहा है नमाज में कि लोग देखे मैं कैसी नमाज़ पढ़ता हूँ, कितनी लंबी नमाज़ पढ़ता हूँ, उसके कंपटीशन में कितनी देर खड़ा होता हूँ, सबसे आखिरी मस्जिद से निकलता हूँ। अगर कोई वाकई में इतनी लंबी नमाज़ें पढ़े कि वो ऑटोमेटिक आखिर में निकलता है तो उसको तो अजर है, लेकिन इस नीयत से कि लोग देखे कि मैं आखिर में निकलता हूँ, मौज़न खड़ा रहे कि यार मस्जिद बंद करना है, लेकिन इन्होंने बड़े लंबी नमाज, ताकि लोगों में बोले कि क्या लंबी नमाज़ें पढ़ते भाई, हजरत वो निकलते ही नहीं जल्दी, बहुत वो होता है ना। तो ये अगर नीयत से क्या कर रहा है अमल, नमाज, तौहीद के बाद सबसे अफजल अमल नमाज है, वो अमल कर रहा है लेकिन नीयत दुरुस्त नहीं है। पहला शख्स अनार चुरा रहा है, नीयत अच्छी है, अमल ख़राब है, तो भी सवाब नहीं। दूसरा शख्स नमाज पढ़ रहा है, अमल अच्छा है लेकिन नीयत अच्छी नहीं, तो भी सवाब नहीं। तो आमाल का इन्हिसार नीयतों पर है। बहुत से लोग अमल को निकालते और खाली नीयत नीयत और नीयत की बात होती है, समझ रहे हैं? मेरी मेरा मेरा इरादा है कि मैं एक दीनदार लड़की से निकाह करूँ। ओह, बहुत अच्छी नीयत है आपकी, लेकिन दीनदार लड़की के नाम पर अफेयर कर रहे हैं आप। नहीं नहीं, अफेयर क्यों कर रहा हूँ यार, नेक लड़की से निकाह करना भी तो ज़रूरी है, इसलिए मैं अफेयर कर रहा हूँ। वली के बगैर उसको डायरेक्ट रिश्ते भेज दे रहा हूँ, है ना, फेसबुक पे रिश्ते भेज रहा हूँ उठा उठा के उसको, है ना, कि तो उसके कमेंट्स बड़े अच्छे लग रहे, फलां हो रहा। तो नीयत बड़ी अच्छी है इसकी कि इसके लिए दीनदार लड़की से इसको निकाह करना है, अमल गलत है इसलिए कि वली से बात नहीं कर रहा है, लड़की से सीधी बात कर रहा है, वो अमल गलत है, याद रखिए, नीयत अच्छी है उसकी। तो दोनों का बेखतमत होना, ये बात मैं इसलिए कह रहा हूँ कि बहुत सारे बार सिर्फ अच्छी नीयत के नाम पे हम अमल को देख ही नहीं रहे कि अमल क्या कर रहे हैं। हदीस में वाज़ेह अल्फाज़ हैं, इन्नमल आमालु आमाल का इन्हिसार, और इंशाल्लाह जहाँ जहाँ बात आएंगी वहाँ खाली, जैसा कि आयत देखी, पहली आयत थी या कि उन्हें हुक्म दिया गया था कि अल्लाह की इबादत करें, मुखलिसीन लहु, इबादत करें खालिस उससे, और इबादत ज़ाहिर सी बात है एक ऐसा अमल है जो कि ज़ाहिर सी इबादत मतलब वो जो शरीयत ने बताया वो कर रहे हैं लेकिन खालिस करके। तो एक अमल के बारे में बात हो रही है जो ज़रूरी और सही है, लेकिन खालिस नीयत के साथ हो तो सवाब मिलेंगे, है ना। तो दोनों देखिए बातें हदीस आयत में भी साथ आ रही, हदीस में भी साथ है, इन्नमल आमालु बिन्नियत, आमाल का इन्हिसार नीयतों पर है। तो मैं नीयत तो अच्छी रख रहा हूँ कि मुझे एक दीनदार लड़की चाहिए, या एक लड़की जो है चाह रही उसे एक दीनदार लड़के से निकाह करना है, लेकिन उस लड़की को खुद रिश्ता भेज दे रही हो, तो नीयत तो अच्छी है उसकी लेकिन अमल ख़राब है। तो दोनों का, नीयत का भी और अमल का भी, एक साथ दुरुस्त होना ज़रूरी है किसी अमल के काबिल अल्लाह के पास कबूल होने के लिए, समझ रहे हैं आप बात? ऐसे कुछ लोग होते हैं भाई, कुछ मालदार लोगों से ज़्यादा पैसे ले लो और आप उसको अलग अलग नाम देते, तोहफे, तहाइफ और जो भी, बहरहाल बोलिए वो, लेकिन रिश्वत रहती है आम जबान में, बहरहाल बुरा मत लगने दीजिए, रिश्वत कहते हैं उसको। और नीयत क्या होती है? गरीबों में दूंगा रात में। तो इधर ज़्यादा पैसे लेते हैं, अरे मालदार के पास है, हराम का हमको खाना, अब आपको क्या पता उसका हराम हलाल है, आपको लग रहा है कि, तो एक एक ज़हनियत बहरहाल लोगों की बन गई है कि अंगूर खट्टे हैं, अगर मेरे हाथ में आए तो खट्टे, मेरे हाथ आए तो मीठे, है ना। तो मेरे पास कार है तो मियाँ कितनी मुश्किल से मैंने मशक्क़त से कार खरीदा, किसी के पास है, अरे हराम का आता उनके पास था। तो दूसरों का है तो लगा दिया जाए, अपना है तो बड़ा मुखलिस है, मतलब खालिस, तो पैसा ले लेते हैं उनसे ज़्यादा। اور پھر رات میں آپ دیکھیں گے وہ لوگ صدقات کرتے ہیں، مسجد کے باہر 100-100 روپے دے رہے ہیں، لوگوں کی مدد کر رہے ہیں. کوئی پوچھے یار ان کی انکم تو بڑی کم ہے کہ اتنا کرتے ہیں، تو انہیں کہا یہ اوپر کی جو آتی ہے نا انکم میں خرچ کرتا ہوں. اور سننے والا بھی ماشاء اللہ کیا کام کر رہے ہیں آپ نیک ثواب کا. تو وہ نہیں بول رہا کہ ارے رشوت خوری حرام ہے شریعت میں، نیت ٹھیک ہے تمہاری درست ہے لیکن عمل کیا. کتنے اچھے صحابہ ہے وہ، رشوت لیتے لیکن غریبوں میں بانٹتے. او مہان دیوتا ہے. اور غیر مسلم بھی تعریف کر رہے بہت اچھے صحابہ ہے، خود کے گھر کے لیے استعمال نہیں کرتے لیکن نہیں دیتے. ہاں تحفے آئے تو گھر لے چل جاتے، کیش آئے تو بانٹ دیتے اس کو. مطلب مختلف بہرحال فیضے سے رہتے، حالات ایسے ہیں. تو یہاں وہ صدقات کر رہے، یہ عمل تو بہت اچھا ہے لیکن جو لیا جا رہا ہے پیسہ وہ حرام طریقہ ہے نا. جو حرام طریقے سے مال آتا ہے، آپ کتنی اچھی نیت سے خرچ کرے فائدہ دیں گا. میں اس لیے کہہ رہا ہوں بہت سے لوگ ہوتے ہیں ایسے بزنس کرتے ہیں جو حرام ہے، کھل کر معلوم ہے لیکن نیت کیا ہے، غریبوں کی مدد کریں گے اور وہ پیسہ لے رہے. ایسا پیسہ بینک میں جمع کر دے رہے، کیا نیت سے اس پہ انٹرسٹ آئیں گا تو غریبوں میں بانٹ دوں گا. میرے بھائی وہ عمل ہی درست نہیں ہے تو اس کے بعد کا عمل کہاں سے. تو دونوں کا بھائی نیت بھی اچھی ہو عمل بھی اچھا. اور نیت پہلے کرنا ہے آپ کو یاد رکھیں، اس لیے کہ ظاہر سی بات ہے عمل انسان بعد میں کرتا ہے، نیت پہلے ہوتی. جیسا کہ آپ میرے سے ملنے آئے تو ایک نیت سے آپ آئے، عمل بعد میں کرتے آپ چل کے آنا. یا آپ بولتے میں کئی دنوں سے سوچ رہا تھا آپ سے ملنے کا، آج آنا ہوا تھا، کئی دنوں سے نیت تھی آج عمل ہوا ہے نا. تو نیت پہلے ہوتی اور عمل بعد میں ہوتا ہے کبھی بھی. تو نیتوں کو خالص کیجیے ہر عمل سے پہلے، ٹھیک ہے. دوسری جگہ نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں، اور آپ نے کہا یہ بھی متفقہ علیہ صحیح بخاری صحیح مسلم کی روایت ہے، ان اللہ لا ينظر الى صوركم واموالكم، اور آگے فرمایا انما ينظر الى قلوبكم واعمالكم. اللہ تعالیٰ جو ہے ان اللہ لا ينظر الى صوركم واموالكم، اللہ تعالیٰ تمہاری صورتوں کو اور تمہارے مالوں کو نہیں دیکھتا کہ بھائی اس کی صورت کیسی ہے، گورا چٹا ہے کیا، کھڑی ناک کا ہے کیا، گارولی آنکھوں والا ہے کیا، نہیں کچھ بھی نہیں دیکھتا. اللہ کالا گورا اللہ کے نزدیک ایک ہی ہے، کھڑی ناک والا چپٹا ہو ایک ہی ہے، اور سادے بال ہو یا اس کے بلونڈ ہیئرس، اللہ کے نزدیک خوبصورتی کو معیار نہیں. دوسرا اللہ اموال کو بھی نہیں دیکھتا، ارے کتنا مالدار آدمی خرچ کر رہا ہے یا کتنا مالدار آدمی کام کر رہا ہے. اللہ ہماری صورتوں کو اور مالوں کو نہیں دیکھتا. جو چیز اللہ دیکھتا ہے کیا، انما ينظر الى قلوبكم واعمالكم، اللہ ہمارے دل کو دیکھتا ہے اور اعمال کو دیکھتا ہے. یہاں دل سے مراد ہماری نیتوں کو دیکھتا ہے اور ان نیتوں کی بنیاد پہ کیے گئے اعمال کو دیکھتا ہے. تو یہاں بھی اس حدیث میں بات آ گئی، پھر نیت دل کو دیکھتا ہے مطلب نیت ہے نا. تو اس حدیث سے ایک بات اور پتہ چلی، نیتوں کا معاملہ جو ہے دل سے ہوتا ہے، یاد رکھی ٹھیک. یہ غلط فہمی لوگوں کو ہوتی ہے، نیت کبھی کبھار وہ زبانوں سے کرتے رہتے بیچارے. دل کو دیکھتا ہے، نیت دل میں ہوتی ہے اور پھر اعمال کو دیکھتا ہے کہ اس نیت کی بنیاد پر میں نے اور آپ نے کیا کیا کیا اور کیسے کیسے کیا. تو اس حدیث نے وضاحت کر دی، پہلے نیت اور پھر اعمال. پہلے نیت کیجیے آپ اچھی، اس کے بعد عمل بھی کیجیے اچھا. اور یاد رکھیے کبھی کبھار بہت چھوٹے اعمال جو ظاہری اعتبار سے ہوتے ہیں لیکن نیتیں ان کے پیچھے بہت بہترین ہوتی ہیں انسانوں کی، وہ اعمال مغفرت کے لیے لوگوں کے کافی ہو جاتے ہیں، اندر کی کافی ہو جاتے ہیں. معلوم آپ ایک آئیے واقعہ سن لیجیے. نبی اکرم صلی اللہ علیہ وسلم فرماتے، صحیح بخاری کی روایت ہے اور بھی کتب میں آتی ہیں، ایک شخص تھا جو انتہائی پیاسا تھا، راستے سے جانے لگا، ریگستانی علاقہ تھا، پانی اس کو کہیں میسر نہ ہوا. ایک کنواں دکھائی دیا، کنویں میں جھانکا تو پانی بہت نیچے، وہ اترا اور اتر کر اس نے پانی پیا. جب پانی پی کر باہر آیا تو دیکھا ایک کتا ہے جس کی زبان باہر لٹکی ہے، جیسا اس آدمی کی بھی زبان باہر تھی تھوڑی دیر پہلے جب تک پانی اس کو بھی نہیں ملا تھا، اور زبان باہر ہے اور وہ ہانپ رہا ہے. تو شخص نے کہا کہ اس کتے کو ویسی پیاس لگی جیسا مجھے لگی تھی. اب پانی کنویں میں نیچے ہیں اور نکالنے کو کوئی سامان نہیں تھا اور بہت نیچے تھا عرب کے علاقوں میں، اور ویسے بھی آج کل آپ دیکھ رہے ہیں گرمی ہے تو کنواں پانی کتنا نیچے چلا گیا، بورنگس میں نیچے چلا گیا. لیکن اس کی نیت خالص تھی، اس نے عمل اللہ کے لیے کیا. کیوں؟ کوئی دیکھنے والا تھا اس کو وہاں، وہ کتا اور وہ اکیلا تھا اس ریگستان، لیکن اس نے اللہ کے لیے کہ اللہ کی ایک مخلوق ہے، یہ بھی پیاسی ہے، اس کی تکلیف بھی دور کرنا چاہیے. وہ اس کنویں میں اترا، اور حدیث میں الفاظ ہے چونکہ وہ پانی نکالنے کو ذریعہ نہیں تھا اور ہاتھ پیر سے تو چڑھ کے آنا تھا، اس نے اپنے جوتے میں پانی لیا اور جوتے کو منہ میں پکڑا. اب پانی کیسے پلائیں کتے کو نکال کے، وہاں کوئی ڈول تو ہے نہیں، کوئی گلاس نہیں ہے. اب نیچے اترنے کے بعد ہاتھ میں لے کے آئیں گا تو اوپر تک پانی بچنے والا نہیں. اس نے جوتے میں پانی بھرا، جوتے کا منہ پکڑ کے اوپر آیا اور اس کتے کو پانی پلا. یہ عمل اس نے خالص نیت سے کیا تھا، نہ کوئی اس کو دیکھنے والا تھا، نہ کوئی اس کو پوچھنے والا تھا، لیکن اللہ کے لیے اس نے اس جانور کی، اللہ کی ایک مخلوق کی مدد کی. نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں اللہ رب العزت کو اس کا وہ عمل، چونکہ اس نے بہت، کتے کو پانی پلانا ہمارے نزدیک چھوٹا سا عمل ہے، اتنا پسند آیا کہ اللہ نے اس کی مغفرت کر دی. لیکن اس بات کو پرپورشن میں لیجئے، تناسب میں لیجئے، ठीक है, राइट डायरेक्शन में ले जाइए, वरना आप कुत्तों को पानी पिलाना चालू कर देंगे, लोग प्यासे फिर रहे इंसान, अभी तो हालात तो ये ज़मीन पर लोग प्यासे हैं। वरना होता है लोग किसी बात को आउट ऑफ कॉन्टेक्स्ट लेकर बस उसी में शुरू हो जाते हैं, है ना। तो लोग प्यासे हैं तो अंदाज़ा ले, कुत्ते को अगर पानी पिलाया खालिस नियत से तो अल्लाह मग़फ़िरत कर दिया, उसकी गुनाह माफ़ कर दिया। तो अगर इंसानों की हम ऐसी मदद करते हैं तो कितने अजर और सवाब है, लेकिन नीयत खालिस है, याद रखिए। ये नहीं कि कोई तो भी देख ले, का स्नैप तो भी आ जाए, फेसबुक पे अपलोड कर दूंगा इसको फ़ौरन लेकर कि पानी पिला रहा हूँ इंसान को, जानवर को, इंसान की मदद कर रहा हूँ। हाँ, ये अलग बात है कि वो खबर देना हो किसी को तो नीयत आपकी वो ना हो, नीयत तो बहरहाल आपकी है कि इसके लिए कर रहा हूँ, अल्लाह के लिए कर रहा हूँ, उसके अलावा कोई खबर पहुँचाने का अलग चीज़ है, लेकिन नीयत ही वो है ना। दूसरे भाई के हाथ में थमा दिया मोबाइल, चल जल्दी, अच्छा आदमी दिख रहा बूढ़ा, इसको अपन कुछ तो देते, एक फ़ोटो खींच लेंगे और डाल देंगे एक, है ना। ये अजर नहीं मिलता, फिर उसने खालिस किया था अपनी नीयत को, कोई इसको देखने वाला नहीं था, है ना। तो आप देखिए कितना एक छोटा सा अमल, लेकिन कितनी नियत थी, लेकिन उस अमल के साथ उसने अमल किया ना, नियत किया कि ये भी प्यासा है अल्लाह के लिए, नियत तो खालिस करके उतरा, एक अमल किया, उसको दिया जो कि छोटा अमल था। और कहीं इंसान अच्छे अच्छे अमल कर सकता है दुनिया में, लेकिन अल्लाह को महबूब लगा उसकी नियत की वजह से, मग़फ़िरत, उसके गुनाह माफ़ कर दिए गए, है ना। तो देखिए छोटा सभी अमल हो, नियत अगर दुरुस्त हो तो कैसा अजर देता है, आइए। ठीक है, तो अल्लाह ताला हमारे दिलों को देखता है, फिर आमाल को देखता है। तो हरगिज़ ये मत लीजिए खाली आप नियत अच्छी रख रहे आमाल नहीं कर रहे, और हरगिज़ ये भी मत कीजिए अमल तो आप बहुत अच्छा कर रहे कभी नियत नहीं करते उसके पीछे। और उमूमन हम में से अक्सर लोग बदनीयत नहीं होते हैं, बेनीयत होते हैं, नियत करते ही नहीं हम लोग, बदनीयत नहीं है, समझ लीजिए मैं बदनीयत आदमी नहीं हूँ, आप बदनीयत आदमी नहीं, लेकिन हम नियत ही नहीं कर रहे काम से पहले। करना चाहिए, करना चाहिए कि नियत कर ले और फिर काम करें। हम लोग बेनियती से बस शुरू कर देते हैं, नियत कीजिए कि अल्लाह इसका अजर मिलेगा या इसके बदले मुझे फलां मिलेगा, उस नियत के साथ कीजिए तो इंशाल्लाह अज़ीज़ वो, चूँकि नियत भी है और अमल भी है, खाली नियत भी नहीं और खाली अमल भी नहीं, दोनों को साथ करना है। ठीक, इसी तरह जो है आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते, सही मुस्लिम की आपने फरमाया और फरमाया, जिसने किसी नेकी का इरादा किया, जिस किसी आदमी ने किसी नेकी का इरादा किया और इसे पाए तकमील तक ना पहुँचा सका, जैसा मैंने समझ लिया आपने किसी काम का इरादा किया आपने फरमा रहे और उस काम को पाए तकमील तक नहीं पहुंचा सके, मतलब उसको कंप्लीट नहीं कर सके, उसको मुकम्मल नहीं कर सके, लेकिन उस वो काम अच्छा था और नियत अच्छी थी आपकी, तो आप सब फरमाते हैं तो एक नेकी इस मामले में उसके नाम पर लिख दी जाती है। समझ लीजिए मैंने सोचा कि मैं गरीब की मदद करूंगा, लेकिन नहीं कर पाया, कुछ ही वजह हो सकती कि पैसे जब थे बाद में ख़त्म हो गए गरीब तक पहुँचने तक, कुछ भी हो सकता, नियत तो थी लेकिन गरीब पहुँच ही नहीं सका। नियत तो है, लोग ही नहीं मिल रहे गरीब, ऐसे भी इलाके हैं जहाँ मालदार लोग ही रहते हैं, गरीब लोग मिलेंगे भी नहीं आपको जल्दी, है ना। तो फिर इस मामले में आप सब फरमाते हैं जिस किसी ने अच्छी नीयत की लेकिन उस पर तकमील तक नहीं पहुँचा सका, उसके लिए एक नेकी लिख दी जाती उस एक नीयत के बदले। आप अंदाज़ा लगाइए एक नेकी क्या हो सकती है, बस एक आम जबान में कहूँगा दुनिया व माफ़ीहा, दुनिया और उसमें जो कुछ है, कायनात उसमें जो कुछ है, वो सब मिलकर भी एक नेकी परचेस नहीं कर सकते, मालूम आपको, एक नेकी खरीद नहीं सकते, एक नेकी इतनी इंपॉर्टेंट है। लेकिन एक सिर्फ अच्छी नीयत पर एक नेकी लिख दी जा रही है आपके नाम और मेरे नाम पर, क्या होना इससे ज्यादा हमको एक मोमिन, कितना फायदा है, इसकी शरीयत कितनी आसान है और कितना मग़फ़िरत की तरफ बात करती है। बहुत से लोग बोलते हैं कि नहीं इस्लाम बड़ा सख्त दीन है, ऐसा करे तो वैसा होता, वैसा करे तो वैसा होता। दूसरे अदियान को देखो, ईसा इस्लाम जो मतलब उनके नज़दीक ईसाइत लेके, हम तो कहते हैं इस्लाम ही था उनका दीन, ईसाई देखो कि वहाँ बस मोहब्बत की बात, खुदा खुद मोहब्बत है, ईसा खुद मोहब्बत का पैगाम दे रहे हैं, मोहब्बत और मोहब्बत की बातें हो रही बस यहाँ से वहाँ तक, है ना। ठीक, इस्लाम में नहीं, ये क्या है, कुत्ते को पानी पिलाने से मग़फ़रत, अल्लाह मोहब्बत करता है तभी तो लोगों को छोटे छोटे आमाल पर मग़फ़रत कर रहा है। अच्छी नियत करो तो एक नेकी लिख दी जा रही है, ज़्यादा क्या चाहिए एक मोमिन को, एक नेकी। और दिन भर में आप हज़ारों नियत नेकी ऐसी नियतें कर सकते हैं। हाँ, मैं ये कह रहा हूँ कि आपको कोशिश भी करना चाहिए पूरा करने के लिए कि नहीं कर पाए आप किसी चीज़। जैसा मिसाल के तौर पर मैं एक ऐसा इंसान हूँ जो मुफ़लिस हूँ, खलाश हूँ, मेरे पास कुछ पैसा नहीं है, लेकिन मैं जब देखता हूँ किसी मालदार को पैसा खर्च करते हुए अच्छी अच्छी जगह, तो मैं सोचता हूँ या अल्लाह मेरे पास भी होता तो मैं खर्च करता, तो क्या नहीं मिल रही मुझे एक नेकी, मेरे पास नहीं है कुछ, होता तो खर्च करता मैं ज़रूर, तो मुझे एक नेकी मिलती है उसकी, इसलिए मैं नहीं कर पा रहा, लेकिन मेरी नीयत तो अच्छी है ना, इसलिए कि अच्छी नीयतों से इंसान अगर अच्छी बातें सोचता है, क्योंकि नीयत दिल का इरादा है, जब दिल में अच्छे ख्याल आते हैं तो इंसान के ज़ाहिर अच्छा होता जाता है, और जब दिल में फासिद ख्याल आते हैं तो उसका ज़ाहिर भी फासिद होता है। कोई भी जुर्म करने वाला अचानक जुर्म नहीं करता है, अचानक जुर्म नहीं करता है, प्लान होता है, ऐसा लूटूंगा, खिड़की में जाके लूटूंगा, दरवाजे को ये करेंगे, इसको बंद करेंगे, नकली चाबी बनाएंगे, कितने दिन से प्रोग्रामिंग चल, बुराई बुराई बुराई तो एक्सिक्यूट करता है। उसी तरह अच्छाई का भी है। तो इस्लाम ये चाहता है आप सोच भी अच्छी रखें ताकि उसका एक सवाब मिले कम से कम, और आप बुरी सोच भी ना रखें। तो बुरी सोच से बुरे आमाल ज़ाहिर होते, अच्छी सोच से अच्छे आमाल ज़ाहिर होते। तो एक नेकी लिख दी जाती है मेरे और आपके नाम पर, खाली अभी किए नहीं, अभी सिर्फ इरादा किए और कुछ वजह से नहीं कर पाए। समझ रहे आप बात को, ये बड़ी अहम चीज़ है। आइए, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते और कहते हैं कि इंसान जो है नियतों के एतबार से चार किस्म के होते हैं। गौर से सुनिए इस हदीस को, इंसान नियतों के एतबार से चार किस्म के होते हैं। आपने फरमाया और कहा कि ये सुनन जो है अबू इब्ने माजा की रिवायत है। आपने फरमाया अन्नासु अरबातुन, इंसान चार किस्म के होते हैं नियतों के एतबार से। ठीक, इंसान चार किस्म के होते हैं। आइए, पहला इंसान वो है, वो इन शख्स है जिसको अल्लाह रब्बुल इज़्ज़त ने इल्म अता किया है और माल अता किया है। पहला शख्स कौन है? आपने फरमाते रजुलन आताहुल्लाहु अज़्ज़ व जल्ला इल्मन व मालन। पहला इंसान वो है, इंसानों में जो चार किस्म हैं और इसमें मर्द और औरतें दोनों शामिल है, पहला इंसान वो है जिसको अल्लाह ने इल्म अता किया हो, ठीक, और माल अता किया हो, दोनों चीज़ें एक साथ है उसके पास। दुनिया की दो अजीम नेमतें उसके पास आ गई, इसमें इल्म और माल आ गया, मतलब अजीम नेमत है दोनों, इल्म भी और माल भी। और वो पहला शख्स अपने इल्म के मुताबिक, जो कि सही इल्म है उसके पास किताब सुन्नत के में, अपने इल्म के मुताबिक अपने माल को सही जगह खपाता है, सही जगह लगाता है, राइट काइंड ऑफ इन्वेस्टमेंट्स करता है दुनिया के अंदर, जिसका फल उसको आखिरत में मिलने वाला है। तो एक पहला शख्स वो है जिसको अल्लाह ने माल दे रखा हो, उस माल के मुताबिक वो अपना करना इल्म के मुताबिक, और माल भी दे रखा है उस सही इल्म के मुताबिक अपने माल को सही जगह लगाता है, सही जगह लगाता है, ठीक है। उसके बाद जो है वो उसको सही जगह लगाता है, उस पहले इंसान को देखकर जिसकी नीयत दुरुस्त है, जिसको इल्म सही है और जो सही जगह माल लगाता है, उस इंसान को देखकर दूसरे किस्म का इंसान, सेकंड टाइप ऑफ इंसान जो होता है, वो कहता है आपने फरमाते फयकूलु रजुलन, तो दूसरा आदमी जो पहले आदमी जो पहले किस्म के लोग उनको देख कर कहता है काश लव आतानिल्लाहु ताला मिसला मा आताहुल्लाहु, वो कहता है काश कि अगर अल्लाह उसके जैसा मुझे भी दे देता, मतलब वैसा इल्म वाला मुझे भी बना देता, वैसा मालदार मुझे भी बना देता कि वो अपने इल्म के मुताबिक अपने माल को सही जगह खर्च करता है, काश कि अगर मैं भी ऐसा हो जाता। तो वो दूसरा शख्स कहता है तो तुम देखते, लोगों को कहता फयकूल, वो कहता है लोगों से तो मैं भी अपने माल को ऐसा ही खर्च करता और अपने इल्म पर ऐसा ही अमल करता। पहला शख्स कौन है? जिसको अल्लाह ने माल दिया और इल्म दिया है, वो अपने इल्म के मुताबिक अपने माल को सही जगह खर्च करता है। दूसरा शख्स वो है जो ऐसे नौजवान, ऐसे मर्द, ऐसी औरत या ऐसे बूढ़े को, ऐसे इंसान को देखता और कहता काश कि मेरे पास भी ऐसा इल्म होता तो मैं भी उसके मुताबिक अमल करता, ऐसा माल होता तो मैं भी उसके मुताबिक खर्च करता अपने इल्म के मुताबिक। अगर ये कहता है तो आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते और कहते हैं जो काम आमिला, वो जैसा अमल कर रहा है मैं भी वैसा अमल करता, फहुमा फिल अजरी सवा, तो इन दोनों, ये दोनों शख्स अजर में बराबर है। पहली किस्म और दूसरी किस्म अजर में बराबर है, इसलिए कि एक को इल्म और अल्लाह ने माल दिया, इल्म के मुताबिक माल सही जगह खर्च करता, दूसरा कहता है कि अगर तुम देखते मेरे पास भी होता ना ऐसा माल, इल्म और ऐसा माल, तो मैं भी अपने इल्म के मुताबिक अमल करता और इस माल को अपने इल्म के मुताबिक सही जगह खर्च, जैसा ये खर्च कर रहा है, तो ये दोनों सवाब में बराबर है। अंदाज़ा लगाइए। अब आगे आइए। तीसरा शख्स वो है, अल्लाह के रसूल सल्लम फरमाते और कहते हैं तीसरा शख्स वो है रजुलन आताहुल्लाहु मालन वलम युती इल्मन, एक शख्स अल्लाह है तीसरा, अल्लाह ने उसको माल दे रखा है लेकिन उसके पास इल्म नहीं है, और वो अपने इल्म के ना होने की वजह से अपने माल के फितनों में फंसा हुआ है, माल के फितनों में फंसा हुआ है। जैसे अल्लाह ने माल दिया तो मुझे न ज़कात की सुध है, न सदक़ात की सुध है, न गरीबों का हक नज़र आता है, ना मिस्किनों का हक नज़र आता है, ना रिश्तेदारों का हक नज़र आता है। जो कुछ नज़र आती है दुनिया नज़र आती है कि भाई एक गाड़ी के बाद दूसरी हो जाए, एक घर के बाद दूसरा हो जाए, और फलां के बाद फलां, और फलां के बाद फलां, और फलां के बाद फलां, ठीक है, अपनी गुमराहियों में लगा है, इल्म नहीं है उसके पास, ठीक, और वो अपनी गुमराहियों में लगा हुआ है। वैसे शख्स को जो कि गुनाह कर रहा है देख कर चौथे किस्म का आदमी जो है नियतों का, वो कहता है काश कि अगर अल्लाह मुझे भी ऐसा पैसा देते ना तो मैं भी ऐसी ऐश करता। होता है ना कभी एक गाड़ी रास्ते से चली जाती है, एकदम स्पीड से जाती है, पूरी धूल उड़ाते हुए, तो हमारे नौजवान पलटते बोलते, यार मेरे पास भी इतना पैसा रहना था, मैं भी ऐसी गाड़ियाँ भगाता था। मतलब उसकी जैसी बदकारियाँ, उसकी ऐसी बुराइयाँ, उसकी ऐसी गाड़ियों को वो करना, उससे रैश ड्राइविंग सब जो वो कर रहा है, क्या लोग है यार, क्या ऐश कर रहे। देखो मैं भी पैसा होता ना तो तुम लोगों को बियर पार्टीज देता था, क्लब्स और पब्स में ले जाता था, होटल्स और मोटल्स में हम लोग फलां काम करते थे जाके, ये शहर वो शहर घुमाता था तुमको, बस पैसे की थोड़ी कमी मेरे पास, बोलता है। तो एक शख्स है जिसको अल्लाह ने माल दे रखा है लेकिन इल्म नहीं दिया, जिसके वजह से वो अपनी माल की फितनों में फंसा है, उसको देखकर चौथा आदमी बोलता, काश मेरे पास भी इतना माल होता, तुम देखते मैं भी ऐसी खर्च करता ऐश करता। तो आप सब फरमाते हैं ये दोनों गुनाह में बराबर है। समझ रहे हैं आप कितनी खतरनाक बात है ना, दोनों बराबर है, दोनों बराबर है उसके अंदर। तो अपनी नियतों को खालिस कर लीजिए अल्लाह के लिए। बहुत सी बार होता है लोग कहते काश मैं ऐसा होता तो ऐसा करता, है ना, किसी हीरो हीरोइन को पसंद कर लिया, काश मैं ऐसा होता तो ऐसा करता, मतलब जैसा ये कर रहा है बदकारियाँ मैं भी करता फिरता। समझ रहे आप, तो वो दोनों अजर में बराबर है। अब आप बोलेंगे हदीस में तो ये बात वाज़े है कि जो, और कुरान में भी बहरहाल ये आयत है कि जो दिल में होता है अल्लाह उसे पकड़ नहीं करता, है ना। दिल में जो इरादे होते हैं इंसान की, या बुराइयाँ आती हैं उसे पकड़नी ही, याद रखी, अच्छी नीयत का अजर है लेकिन बुरे की पकड़ नहीं है, मालूम आपको। तो आप बोलेंगे फिर ये तो पकड़ हो जा रही ना इसकी, तो ये दूसरा गुनाहगार वाला, चलो पहला सवाब वाला तो बेनिफिट में, तो चाहे सोचो मत सोचो मिलना चाहिए, बेनिफिट तो होना ही चाहिए, लेकिन ये लॉस हो जा रहा। तो याद रखिए दोनों ही केस में, फर्स्ट और सेकेंड में, दोनों बोलते हैं और हदीस में वाजे है कोई इंसान किसी बुरे काम की नीयत करे फिर अल्लाह के लिए वो काम ना करे तो उसके नाम पर एक नेकी लिख दी जाती है। कब तक? जब तक कि वो उस अमल को ना कर ले या ना बोल दे। एक इंसान ने नियत की कि मैं इस घर में चोरी करूंगा, समझ रहे, एक इंसान नियत की कि मैं इस घर की लड़की को छेड़ूंगा, ठीक, उसके बाद उसने अल्लाह के लिए कहा नहीं नहीं ये अमल बुरा है मैं नहीं छेड़ूंगा, रुक गया तो एक नेकी मिली, ठीक है, लेकिन अगर कर गुजरेगा तो फिर गुनाह लिखा जाएगा। और करा नहीं, लोगों को बोल रहा देखो मेरा इरादा था इसको छेड़ने का लेकिन छोड़ दिया, गया वो, उससे हम इसको गुनाह मिल गया। इसलिए कि करना ये जब तक ना बोले इंसान गुनाह से बच जाता है। तो ये दोनों केस में दोनों ही लोग क्या कर रहे हैं, सिर्फ नियत नहीं है, बोल रहे हैं। पहला इंसान बोल रहा है उस मालदार इंसान को, इल्म वाले को देखकर, मेरे पास भी इतना माल होता तो मैं भी अल्लाह के राह में खर्च करता, मेरे पास इल्म होता तुम देखते मैं भी ऐसा अमल करता, उसकी बोलने की वजह से वो उसके बराबर हो गया। और दूसरा इंसान लोगों से कह रहा है अरे मेरे पास भी रहता ना तो देखो ऐसी आयश करता, कह रहा है, ये बोलने की वजह से फंस रहा है वो दूसरा आदमी। समझ रहे हैं आप, दिल में कोई सोचे कि मेरे पास ऐसा होता तो मैं भी करता, एक अलग चीज़ है, क्योंकि नियतों पे अल्लाह पकड़ नहीं करेगा, बल्कि नियत खराब रखकर सही करने का एक नेकी मिल जाएंगे आपको। लेकिन उसने बोल रहा है लोगों को, बोल रहा है, बता रहा है मेरा नियत ये, बोलने की वजह से गिरफ्त हो रही है उसकी। समझ रहे हैं आप बात को। तो चार किस्म के लोग हैं, दो तो अमल कर रहे हैं नियत के साथ, दो नहीं करके भी खाली अच्छी नीयत की वजह से सवाब और गुनाह पर है ना। पहला इल्म है, अमल कर रहा है, माल है खर्च कर रहा है, इसको देख के दूसरा कह रहा है बोलने की वजह से ये सवाब में बराबर हुआ। दूसरा आदमी इल्म नहीं है, पैसा दिया अल्लाह ने और उस पैसे को उसके फितने में फंसा हुआ है, जो जो दुनिया के फितने पैसों के हो सकते हैं, और दूसरा कह रहा काश मेरे पास भी होता। तो दोनों मिसल अजर में जो है आपने फरमाया कि वो दोनों जो है मिसल में जो है वो गुनाह के अंदर जो है बराबर है। तो अपनी नीयतों को बहुत खालिश रखें, और अगर नियत करना ही है कभी तो अच्छे लोगों को देखकर नियत किया कीजिए कि काश मैं ऐसा होता, कभी गुनाह और मासियत के काम में नहीं। हमारे लिए वो मजाक मामूली चीज़ है लेकिन आपका वो कह देना आपको बराबर कर देता है, उस इंसान के बराबर कर देता है ले जाकर। बहुत एहतियात कीजिए इस मामले में, ठीक। इसी तरह नियत क्या कुछ होती है और क्या कुछ नहीं कर सकती, आइए सुनिए आगे। आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं और कहते हैं, ये अबू दाऊद की रिवायत है और बुखारी में भी मुख्तसर इसके कुछ हिस्सा आता है। आप फरमाते हैं आपने एक दिन सहाबा से कहा, आप एक जहाद के लिए, एक मोरके के लिए निकले थे, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम सहाबा साथ थे, एक मुकाम पर पहुंच के जब पड़ाव डाला तो आपने कहा कि मदीने मुनव्वरा में कुछ लोग ऐसे हैं, मतलब हम तो मदीने में नहीं हैं सहाबा और आप सल्लल्लाहु अलैहि वसल्लम, लेकिन मदीने मुनव्वरा में कुछ लोग ऐसे हैं जो जिस वादी से हम गुजरे उस वादी से वो भी गुजरे, ठीक है। फिर आगे फरमाते हैं जिस जगह का सफ़र हमने किया उस जगह का सफ़र उन्होंने भी किया। फिर फरमाते हैं जैसे कुफार हमसे रंजीदा हुए उस रंजीदा करने में वो भी शामिल थे, जैसा कुफार से जंग हुई और वो हारे, रंजीदा हुए, गमजदा हुए हमसे, तो वो भी उसमें शामिल थे, और जो भी हमने खर्च किया वो भी उसमें शामिल थे, क्या, और जो भूख हमें लगी उस भूख में भी वो शामिल, मतलब जो तकलीफें हमें उसमें वो शामिल थे, اور جو ہے لگی تو وہ مدینہ میں ہونے کے باوجود ان تمام کاموں میں ہمارے ساتھ شریک تھے. ہم جہاں سے گزرے وہ بھی گزرے, جو تکلیف ہمیں انہیں بھی, جس کفاروں کو ہم نے رنجیدہ کیا, مطلب جو جہاد کر کے ہم کو فتح ملی تو وہ بھی اس میں شامل تھے, سب کاموں میں شامل تھے. تو صحابہ نے کہا اور سوال کیا اللہ کے رسول صلی اللہ علیہ وسلم, یہ کون لوگ ہیں اور کس وجہ سے رہ رہے تو مدینہ میں ثواب پا رہے پورا ہمارے ساتھ, مطلب جو لوگ موجود تھے انہوں نے کہا اللہ کے رسول یہ کون لوگ ہیں جو ہے تو نہیں ہمارے ساتھ لیکن ہر کام میں ہمارے برابر ہے. تو آپ صلی اللہ علیہ وسلم فرمایا کہا وہ کسی عذر کی وجہ سے, کسی مجبوری کی وجہ سے ہمارے ساتھ نہ سکے لیکن ان کی اچھی نیتوں کی وجہ سے وہ ہر ثواب میں ہمارے ساتھ شریک ہے. وہ لوگ تھے جو آنا چاہتے تھے اللہ کے راہ میں جہاد میں, لیکن کیا ہوا, سواری نہیں تھی, ہتھیار نہیں تھے لڑنے کے لیے, صحت ساتھ نہیں دے رہی, تو کوئی نابینا ہے, جہاد تو کرنا چاہتا لیکن بینا ہی نہیں, کوئی جہاد کرنا چاہتا پیر ہی نہیں ہے اس کو, نیت تو ہے اس کی کہ جاؤں میں مسلمانوں سے لیکن ہاتھ نہیں ہے, پیر نہیں ہے, آنکھ نہیں ہے, صحت نہیں ہے, حالات نہیں ہیں, حالات نہیں ہیں. جیسے کہ عثمان ابن عفان رضی اللہ عنہ جنگ بدر میں شامل نہیں ہو سکے تھے, معلوم آپ کو, آپ کی اہلیہ بہت سخت بیمار تھی اور نبی اکرم صلی اللہ علیہ وسلم نے کہا کہ اب تم بیوی کو دیکھو, اس لیے کہ بہت بیمار تھی اور آپ صلی اللہ علیہ وسلم کی جنگ سے آنے کے بعد ان کا فوراً انتقال بھی ہو گیا, تب یہ مجبور تھے نا, اس لیے کہ بیمار کو چھوڑ کے کیسے جا, کوئی دیکھ بھال کرنے والا نہیں, اور بیوی بھی غم زدہ تھی اور آپ صلی اللہ علیہ وسلم کی بیٹی تھی, اور آپ صلی اللہ علیہ وسلم نے کہا کہ عثمان تم رکو ابھی ان کے ساتھ, تو عثمان کو کیا اجر نہیں ملے گا بدر میں جانے کا, یقیناً ملے گا اس حدیث کے, چونکہ ان کی پوری نیت صرف رسول اکرم صلی اللہ علیہ وسلم کا حکم اور بیوی کی بیماری نے آپ کو پیچھے روک لیا, سمجھ رہے ہیں آپ بات کو. تو ایسے لوگ مجبور تھے جو نہیں آ سکے, آ کے تو کھڑے ہو گئے سب کچھ ہے لیکن ایک اونٹ پہ پہلے چار چار لوگ چل رہے ہیں, مطلب ایک بیٹھیں گا تین چلیں گے, ایک بیٹھیں گا تین چلیں گے, اونٹ کتنا دن بھر کیا چلائیں گا, تو پانچواں آدمی نہیں آ سکتا, پہلے اوور لوڈ ہے مطلب جانور کیا کریں گے. تو پھر یہ آدمی بیچارہ مجبوراً واپس گیا, نیت تو پوری تھی, کہا اس کی اس اچھی نیت کی وجہ سے پورے جہاز میں جو کچھ ہوا سب نیکیوں میں وہ شامل ہو رہا ہے. یہ حدیث سب کے لیے ایک عام لاگو ہو سکتی ہے, عام لاگو, ہر ثواب میں آپ شامل ہو سکتے ہیں, کہ میری نیت ہے کاش کہ میں جو اللہ کے گھر کا طواف کروں, حج کروں, لیکن اللہ نے مال ہی نہیں دیا ہے. دیکھیے اعمال ضروری ہے لیکن مال نہیں ہو تو عمل نہیں کر سکتا نا, آگے بڑھ کر کچھ بھی نہیں کر سکتا, تو ایسے شخص کو بھی اجر ملے گا انشاءاللہ, چونکہ اس کی نیت خالص ہے اللہ کے, کاش کہ ہوتا تو میں بھی ضرور جاتا, چونکہ یہاں جہاد کی بات ہو رہی, یہاں کوئی بھی چیز ہو سکتی, مجھے اللہ نے مجبور کر دیا صحت کی وجہ سے, لیکن کاش اگر صحت ہوتی نا تو تم دیکھتے میں بھی مسجدوں میں جا کر جو جماعت میں نماز پڑھتا, لیکن میری صحت نہیں کیا کروں, میرے پیر نہیں کیا کروں, فالج مار دیا مجھے, پڑھاؤ ہم اس طرح, لیکن تم دیکھتے اگر میرے پیر صحیح ہوتے تو میں ضرور مسجد جاتا, تو اس کو نیت کا کیا ثواب نہیں ملے گا, اس شخص کو ضرور ملے گا اس کو, اس لیے اس کی نیت ہے جانے کی, مجبور کر دیا گیا حالات نے, سماج نے, ماحول نے, جسم نے, بیماری نے مجبور کر دیا, تو مومن بیٹھے بیٹھے ثواب پاتا ہے, کس وجہ سے, نیتوں کی وجہ سے, اور بیٹھے بیٹھے گناہ بھی پا سکتا ہے صرف بری نیتوں کی وجہ سے, ٹھیک ہے. تو دیکھیے کتنی نیت تھی, کتنی اہمیت ہے, اندازہ لگا لیجیے, ٹھیک ہے. اسی طرح صحیح بخاری اور صحیح مسلم کی ایک روایت ہے, آپ صلی اللہ علیہ وسلم فرماتے اور کہتے ہیں جب دو مسلمان آپس میں لڑتے ہیں, اور ایک دوسرے کو قتل کر دیتا ہے, پارٹ ون پارٹ ٹو کو قتل کر دیتا ہے, سمجھے, ایک مسلمان دوسرے مسلمان کو قتل کر دیتا ہے, تو آپ نے فرمایا دونوں جہنم میں جائیں گے. صحابہ نے کہا اللہ کے رسول دونوں کیوں جہنم میں جائیں گے, جس نے مارا وہ جانا چاہیے, اس لیے کہ وہ قاتل ہے, یہ تو بیچارہ مقتول ہے. آپ نے کہا نہیں, اس لیے کہ وہ دوسرا پہلا جو ہے دوسرے پہ غالب آ گیا, حاوی پڑ گیا, اگر غالب نہ آتا تو دوسرا پہلے کو مار دیتا, کیونکہ دونوں لڑے تھے ایک دوسرے کو مارنے کے لیے, دونوں کی نیت ایک تھی, کیا تھی, سامنے والے کا قتل کرنا, ہے نا, اور دونوں مسلمان تھے, چونکہ دونوں کی نیت آپس میں ایک دوسرے کو قتل کرنے کی تھی, وہ تو یہ طاقتور تھا بول کے اس پر غالب آ گیا, اگر یہ غالب آتا تو اس کو قتل کر دیتا, چونکہ دونوں کی نیت برابر تھی, ایک تھی, دونوں اپنی نیت کی وجہ سے جہنم میں جائیں گے. نیت کی وجہ سے قاتل اور مقتول دونوں جا رہے ہیں, سمجھ رہے ہیں بات کو, کتنی اہم ہے نیت. اسی لیے ہم دیکھتے ہیں قرآن کے اندر جب قابل نے حابل کو مارنے کی نیت اور اس کے بعد اظہار کیا کہ میں تجھے جو ہے حابل قتل کر دوں گا, تو حابل نے کہا تجھے جو کرنا ہے کر, میں تجھ پر واپس جواب نہیں دوں گا, چونکہ میں اس نیت میں نہیں پھنسنا چاہتا, آ کے تو مار دیں گا, میں نیت نہیں رکھنا چاہتا تجھے مارنے. اور پھر قابل نے کیا کیا, حابل کو قتل کر دیا. روز قیامت تک ہر قتل کا ایک حصہ قابل کو جائیں گا, آپ صلی اللہ علیہ وسلم فرماتے ہیں, چونکہ اس نے گناہ کی شروعات کی, اور حابل مظلومانہ طور سے شہید ہوا, اس کو اجر ملے گا. नियत नहीं थी। हाबिल ने पहले कर दिया, कह दिया मैं तुझे नहीं मारूंगा, तुझे जो चाहे करना है कर ले, है ना। मतलब अपने हाथ हथियार टेक दिया, अपने हाथ बांध लिए, कहा मैं तो हाथ नहीं उठाऊंगा, तुझे जो करना, इसलिए कि अल्लाह के पास मैं एकदम क्लीन चिट जाना चाहता हूँ, है ना। इसलिए कि हाबिल इल्म रखता था दीन का, हाबिल भी रखता था लेकिन शैतान हावी हो गया उस पर। इल्म रखता था, कहा नहीं मैं नियत बुरी नहीं कर सकता। किताब ने फरमा दिया दो लोग, एक मुसलमान दूसरे को कत्ल करे, दोनों की नियत अगर एक थी तो दोनों जहन्नुम में जाने वाले। हाँ ये अलग बात है कि जो कत्ल हुआ उसको थोड़ा सा कम अजाब मिलेगा, इसलिए कि उस पर थोड़ा जुल्म हुआ ही ना, नियत लेकिन एक होने की वजह से जा रहे तो जहन्नुम में दोनों भी। समझ रहे हैं बात को, ये बड़ी अहम चीज़ है, इसको समझना याद रखिए, नियत बड़ी अहम चीज़ है। बहुत से लोग बोलते ना अरे मेरे भाई ने मेरे पर जुल्म किया, है ना, ठीक है अगर वाकईतन आपने उसको जवाबी कार्रवाई नहीं की और आपकी वो नियत थी तो आपको अजर मिलेगा, लेकिन ये था कि दोनों भाई एक दूसरे पर जुल्म करना चाहते थे, हावी एक हो गया दूसरे को बदनाम करा, हालांकि नियत के त्यौहार दोनों बराबर है। लोग बोलते ना अगर पहले को मिलता ना तो दूसरे को तो मार देता था वो तो अच्छा पहले को मिला उसने मारा नहीं तो खाली निकाला, नियत तो दोनों की लूट मार की है। तो नियत बड़ी अहम चीज़ है याद रखी। और वहीं अगर नियत दुरुस्त हो इंसान की, और इंसान जैसा कि आपने एक हदीस से फरमाया दो इंसान दो दो एक खातिल और एक मकतूल ऐसा होगा जिसको देखकर अल्लाह रब्बुल इज़्ज़त जो रोज़े क़यामत हंसेगा मुस्कुराएंगा, एक खातिल और एक मकतूल। सहाबा ने कहा हंसेगा क्यों, या एक रिवायत में एक खातिल को देखकर अल्लाह रोज़े क़यामत मुस्कुराएंगा। सहाबा ने पूछा वो मुस्कुराएंगे क्यों अल्लाह रब्बुल इज़्ज़त जो, तो कहा पहला वो शख्स होगा जिसने कत्ल किया किसी का लेकिन कत्ल करते वक्त तो मुसलमान नहीं था, गैर मुस्लिम था, उसने एक मुसलमान को कत्ल कर दिया, कत्ल होने की वजह से वो मुसलमान जन्नती चला जाएगा। लेकिन जो इंसान कत्ल करेगा बाद में इस्लाम कबूल कर लेगा, इस्लाम कबूल करने का उसके पिछला गुनाह माफ़ हो जाएंगे और कातिल होने के बावजूद भी जन्नत में जाएगा, उसको देख कर अल्लाह रब्बुल इज़्ज़त मुस्कुराएंगा कि है तो कातिल लेकिन जन्नत में जा रहा, ठीक। तो एक कातिल और मक्तूल पर अल्लाह मुस्कुराएंगा, और ये दोनों मुसलमान हैं लेकिन दोनों की नीयत है कि दोनों जहन्नम में जा रहे, समझिए आप, इस बड़ी अहम चीज़ है नीयत। तो नीयतों को दुरुस्त करना बहुत बहुत बहुत बहुत अहम है, ठीक। इसी तरह जो है एक और हदीस सुन लीजिए, आपने फरमाते मुस्नद अहमद की रिवायत, बड़ी अहम हदीस है, ठीक। आपने फरमाया और ये कहा, और चूंकि ये बिल्कुल हमारे मामलात में होता है ये सब चीज़ें, इसलिए मैंने इस रिवायत को ख़ासतौर से आपके सामने रख रहा हूँ। आपने फरमाया जो महर मुकर्रर करे और निकाह करे, जो महर मुकर्रर करे और निकाह करे, ठीक, और दिल में महर देने का इरादा ना हो, नीयत नहीं है, जैसे हम सबका अक्सर चलता है आजकल यही मामला है, महर तो मुकर्रर, कितना महर 151,000, अरे तुम्हारी हैसियत है क्या 151,000 की, नहीं बांधो जी देना किसको है, बांधो, हाँ लिख दो 151,000 क्रेडिट उधार, है ना, देना किसको है, लिख दिया उन्होंने 151,000। अब नियत नहीं है देने की, 151,000 ही क्यों, 5,000 बोलिए आप जी, 500 बोलिए, लेकिन इरादा देने का नहीं है। तो आप फरमाते हैं जो शख्स निकाह करे और महर मुकर्रर करे, निकाह करे महर मुकर्रर करे और उसकी अदायगी की नियत ना हो, तो आप फरमाते हैं उस शख्स ने उस औरत के साथ जिना किया। नियत देखिए आप, आज हम सब की नियत अक्सर ऐसी है, बुढ़े से आना तो जितना आना है, मतलब ससुर से, अपने कुछ नहीं देना है उसको, है ना, जोड़े की रकम, घोड़े की रकम, बारात की रकम, गाड़ी का किराया, है ना, अम्मी नाराज़ हो गए तो उनके तोहफे का, वो सब सब कराता ही है, खूब दबा के लेते हैं, लड़की वाले बेचारे कर रहे हैं, हाँ। और जो देना है महर वो उधार रख दिया और नियत ही नहीं देने की। तो जो निकाह करे, महर मुकर्रर करे, देने की नियत ना हो, ठीक है, तो उस शख्स ने वो अमल जो किया जिना किया, ठीक। तो महर मैं हमेशा कहता हूँ कैश दे दीजिए, कैश दीजिए, अभी क्या दे सकते हैं बस वो बांधिए, अभी क्या दे सकते हैं वो बांधिए आप, और कैश कर दीजिए उसको, और शादी से पहले दीजिए, चीज़ लेने से पहले उसकी कीमत दी जाती है ना, तो महर भी वैसी कीजिए, दुनिया की सौदे तो ऐसे होते हैं, पहले भेज दीजिए घर पर, कल निकाह आज भेज दीजिए, 10 दिन पहले रिश्ता तय हुआ तभी भेज दीजिए भाई ये महर की रख, जो चाहे करे फिर लड़की, जो चाहे करे उसका वली, फिर समझ रहे बात, वो उनका हक है याद रखिए, हक महर बोलते हैं ना, सिर्फ बोलते हमारे पास, वो देते कहाँ, अगर हक होता वो तो हक तो देना पड़ते हैं, यहाँ तो बेचारा जिंदगी भर रह लेता है साथ, महर क्या बांधते हैं, वैसे एक आम जबान में कहूँ तो चंद टुकड़े बांधते हैं, चंद रुपये बांधते हैं, मैं चंद क्यों कह रहा हूँ, जो खर्चा कर रहे शादी और वलीमों में उसके मुकाबले तो महर की कोई मकदार ही नहीं, महर परसेंटेज में होना चाहिए, एक ऐसे लेवल पर होना चाहिए कि इंसान की इस्तात के मुताबिक हो। वलीमे का खर्च 10,00,000 रुपये, महर कितना बांधे, तो बोले 10,000 रुपये, अरे शर्म आना चाहिए यार, वलीमे का खर्चा 10,000 करता और हर चीज़ को 10,000 बांधा तूने, इतनी कीमत लगाया, उसकी ताकत ही नहीं। वहाँ वलीमे का खर्चा क्या, लोगों ने डब्बा लाया और खाया, और मैंने 10,000 रुपये मेहनत करके साल भर जमा करके अपनी बीवी को दिया। बहुत बड़ा काम किया यार तूने, तो खाने के लिए पैसे नहीं थे तो 10,000 मेहनत दे रहा है, प्रोपोर्शनेटली बहुत बड़ा मेहर है ना उसका, कि डब्बे लोगों ने ला के खाया, उसके लिए पैसा भी नहीं था खाना खिलाने का, लेकिन मेहर 10,000 देता है। तो मेहर ऐसा होना चाहिए, और मेहर की कोई मकदार कम और ज़्यादा तय नहीं, हर आदमी अपने उस्ताद के मुताबिक ज़रूर बांधे उसको। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बहुत कम मेहर भी दिया, ऐसा भी हुआ कि आपकी मेहर किसी ने चुकाए, और कभी आपने बहुत ज़्यादा मेहर दी, जैसा कि जब आपने जो है हफ्सा रज़ी अल्लाह अन्हा से निकाह किया तो 4,000 दिरहम आपने मेहर बांधा उनका, 4,000, और 4,000 दिरहम जो होता है, दिरहम ये जो है चांदी का सिक्का होता है, और 1 दिरहम जो है 4 ग्राम का होता है, तो 4 ग्राम के हिसाब से आप उसको ज़रब दीजिए 1,000 से, तो तकरीबन कितने किलो चांदी होती है, उतना आपने मेहर दिया, समझ रहे हैं आप। तो ऐसा भी आपने किया, कई किलो चांदी हो जाती है आज के लिहाज से, तो ऐसा भी आपने मेहर दिया, जैसा कि आज के हिसाब से अगर ले ले उसको तो तकरीबन 1 किलो 600 ग्राम चांदी का वज़न, और 1 किलो चांदी 70,000 की होती है ना, तो उस एतबार से तकरीबन 1,25,000 रुपये के करीब मेहर दिया था आपने, और कुछ बीवियों को आपने बहुत कम भी दिया, तो पता चला इस जैसी सतात जैसा मामला, इसलिए कि आपको नज्जाशी ने तोहफे में 4,000 दिरहम दिए थे, आपने वो पूरे उनको दे दिए उठाकर मेहर में, डिपेंड सिचुएशन थी, पैसा था तो दे दिया, समझ रहे आप। तो मेहर कुछ ना कुछ आपके तनासुब में हो, परसेंटेज में हो, ठीक है, इसको फ़ख्र उसकी मत वजह बनाए कि हम फला मेहर देते हैं खानदान, फ़ख्र और वो नहीं, बल्कि एक चीज़ है जो हक़ है उसको देने के लिए कोशिश करें, तो लाखों खर्च होता है। और मेहर जो असल है, जो निकाह के शरायत में, इसको उधार अंजुमन उधार मिलती है किसी को, अरे वो पहले बोलते एडवांस दो, रात में खत इतने बजे ख़त्म होगा, मैं आऊँगा भी नहीं, छोड़ देना मैं खुद, चूँकि हिसाब पहले होना अपना, पैसे पहले होना। कोई बोल सकता है कि मेरी अंजुमन आज तक उधार है, हॉल का खर्चा को बता दे मैंने दिया, अब तक उसको मैं जो है लड़ा रहा उसको, आज तक नहीं दिया, मेरी शादी को 10 साल हो गए, अब 2 बच्चे ये हो गए, फलां हो गए, अब तक नहीं बता सकता कोई एक आदमी, पहले एडवांस देना पड़ता है। तो जो असल था हक़ तो आपने रख दिया उठाकर, तो बाकी तमाम चीज़ें कैश, और जो कैश होना था उसको क्या कर दिया, उधार। मत कीजिए ऐसा। तो कहा जो निकाह करे और मेहर देने की नीयत ना हो, बांध दिया खाली, उसने जिना किया, और फिर आगे फरमाया और कहा और जो कर्ज लेता है और अदा नहीं करना चाहता, यही आदमी चोर है। जिसने कर्ज लिया, भाई मुझे उधार चाहिए, कितने 10,000 कब दोगे, दे देंगे एक 2 महीने में, ठीक, उसके बाद जब आप 2 महीने हो रहे देंगे ना, चूंकि देने की नियत से लिया ही नहीं उसने, चूंकि उसका काम ही इसकी टोपी उसके सर डालना है ना। कुछ लोगों की पूरी ज़िंदगी अल्लाह रहम कर ऐसी गुजर जाती, इसे 5 उससे 10 उससे 20 उससे 50 इससे 1 लाख उससे 2.5 लाख, इससे जैसा आदमी वाला वैसे हाथ मार के ज़िंदगी गुजार लेते हैं। जब इंतकाल पे लोग जमा होते तो सब बोलेंगे कुछ ना कुछ, यार मेरा इतना था, मेरा इतना था, मैं इतना हो जाता है कि उसको सब कुछ ही बेच दे तो नहीं मिलता, पूरी ज़िंदगी गुजार। कहा जो उधार लें और देने की नियत ना, वही चोर है, रोज़े क़यामत उस पर चोरी का इल्ज़ाम आएगा और इस पर जिना का इल्ज़ाम आएगा, समझ रहे हैं बात को। तो ये बड़ी अहम चीज़ है। अब इस मामले में औरतें सवाल करती, फिर हमारी नियत तो नहीं है, फिर हम पे क्यों इल्ज़ाम आ रहा, उसकी नियत बुरी है तो उसको ही उसका गुनाह मिलेगा जिना का, आपको नहीं, आप तो मजबूर हैं, आप तो मजबूर हैं, यहाँ तो बाप तो मजबूर है भाई, शादी हो जाए बेटी की, इससे बड़ा उसके लिए कोई सफलता नहीं ज़िंदगी में, आज ये हालत हमने हालत बना दी ऐसे। तो वो तो बोलता भाई मेहर तय करो, लाखों तय करो, कुछ भी मत दो मेरे को, मेरे से लो जो होना, बस मेरी बेटी से निकाह करो, एहसान करो, वो तो मजबूर है बेचारा, लेकिन जो मजबूर नहीं है पूछ उनसे है, याद रखिए, ठीक है। तो ये बात मैं समझता हूँ बड़ी अहम है। अब आइए, अगर आप समझ लीजिए और हम मुबाह कामों पे भी अगर नियत दुरुस्त करते हैं तो इसका भी अजर और सवाब मिलता है। मुबाह समझते हैं हम वो काम जो शरीयत ने इजाज़त दी है करने की, परमिटेड वर्क्स मुबाह है, खाना खाना मुबाह है, कपड़े पहनना है, लोगों से मुलाकात करना है, मतलब वो हर वो काम जो शरीयत ने जायज़ करार दी है, अगर इन मुबाह कामों के पीछे भी नियत दुरुस्त हो जाए तो मुबाह काम भी अजर और सवाब के बायस बन जाते हैं। जैसे मिसाल के तौर पर मैं खाना खाता हूँ, रोज़ खाता हूँ, 3 टाइम खाता हूँ, 2 टाइम खाता हूँ, कुछ लोग बहरहाल खाने के लिए जीते तो पूरा दिन खाते हैं, अगर इंसान खा रहा है और खाना मुबाह है, परमिटेड है, इजाज़त है, उसके बगैर ज़िंदगी नहीं हो सकती, लेकिन खाना खाता है जो जायज़ चीज़ है और नियत कर लेता है अल्लाह इस ग़िज़ा को मैं इसलिए खाता हूँ, इसकी तवाना है, इसकी ताकतों को तेरे दिन के लिए, तेरी इबादतों में और इंसानों के लिए और मेहनत के लिए और हलाल रोज़ी कमाने में लगाऊंगा, तो ये खाना भी उसके लिए बायस अजर और सवाब है, चूँकि एक मुबाह काम के पीछे नियत का दुरुस्त होने से, सही लगने से वो काम भी अजर और सवाब का बायस बन जाता है। एक इंसान एक्सरसाइज करने जा रहा है, नौजवान बहुत शौक है आजकल ना बॉडी बनाने का, क्या बनाते उसके बहाने पता नहीं हो, लेकिन बॉडी बनाने का उनको, बहरहाल जिस्म को अच्छा करने, कसरत करने, अच्छी बात है, बहुत अच्छी बात है, जैसे कि आपने फरमाया अल्लाह को कवी मोमिन कमज़ोर मोमिन से ज़्यादा पसंद है, हालांकि खैर तो दोनों में है, दोनों भी अच्छे हैं, یعنی خبی ہونے کی وجہ سے وہ زیادہ کام کر سکتا ہے کمزور کے مقابلے میں, ہے نا. تو خیر تو اچھے تو دونوں ہیں لیکن طاقتور پسند ہے اللہ کی, سمجھ رہے ہیں بات کو. تو اگر کوئی اس نیت سے کرے کہ اللہ کے رسول نے وہ کیا, میرا جسم اگر اچھا ہوں گا مضبوط ہوں گا تو طاقت زیادہ ہوں گی, توانائی زیادہ ہوں گی, اور روزوں میں تکلیف کم ہوں گی, میں عبادتوں کو ڈٹ کر کر سکتا ہوں, لمبے لمبے قیام کر سکتا ہوں, ہے نا, اور بہت سارے بینیفٹ اٹھا سکتا ہوں, لوگوں کی مدد کر سکتا ہوں, ہے نا. اچھا جسم ہو تو لوگوں کی کیا مدد, انسان کبھی اگر کمزور آدمی بہت سی جگہ مشکل میں پڑ جاتا ہے, ہوتا ہے نہیں ہوتا ہے, مشکل میں پڑ جاتا ہے. ایک آدمی ہے وہ ٹرین میں لٹکا اور آپ کمزور ایک انسان ہے تو اس کو کیا مدد کرے, آپ خود ہاتھ لگائیں گے ڈر ہے کہ دونوں ساتھ چل جائیں گے نیچے, لیکن ایک طاقتور انسان ہو تو ہاتھ ڈال کے کھینچ سکتا ہے, ہوتا ہے نا ایسا, ایسا ہوتا ہے. یاد رکھیے ایک واقعہ, بہرحال ایک بات آ گئی تو سناتا ہوں. ہمارے ایک دوست تھے, اللہ رب العزت نے ان کو اچھی جسم دیا, اچھی بلڈ دی تھی, اور بہرحال ان کی نیت کوئی, وہ اس زمانے میں اچھی بلڈ رکھتے تھے جبکہ لوگ ایکسرسائز کرنا بہت مشکل تھا, ایک دو ہیلتھ کلب چلتے تھے, کوئی اتنا وہ نہیں تھا. آج کل تو بہرحال کافروں کی مشابہت میں لوگ ہیلتھ بناتے ہیں, اس کا ثواب نہیں. یاد رکھی ان کی بہرحال نیت کبھی بھی کافر ہوگی نہیں, اس زمانے میں کوئی کرتا نہیں, کثرت ان کی عادت تھی. ایک مرتبہ ایک ٹرین میں وہ جانے لگے اور ایک انسان ٹرین میں چلتے چلتے سلپ ہو گیا, مانو وہ باتھ روم سے نکلا نیند کی جھونک میں, یہ رات کا ٹائم تھا, یہ کھڑے تھے دروازے میں اور اس کا پیر سلپ ہو گیا اور وہ سیدھا پلٹ گیا نیچے. جب پلٹا تو انہوں نے اس کو پیچھے سے شرٹ پکڑ کے اس کو لے لیا, مطلب وہ تقریباً گر گیا تھا, لیکن اللہ نے اچھا جسم دیا تھا اور کپڑا ویسے مضبوط ہوتا ہے, سب بٹن اس کے لگے تھے, انہوں نے پکڑ لیا, پھر اس کا ہاتھ پکڑ کے اس کو اندر کھینچا, پھر چین کھینچے اس کو, مار بہرحال جب تک لگ گئے تھے پولس پہ ٹکرا گیا وہ, لیکن بہرحال اس کی زندگی بچ گئی. تو ایک اچھا جسم تھا, فائدہ اٹھا لیا. اب ظاہر سی بات ہے اگر کمزور انسان ہوتا تو نہیں بچا سکتا تھا نا, وہ خود سوچتا کہ اس کو پکڑنے سے دونوں جھک جا سکتے تھے, مضبوط انسان تھا پکڑ لیا. تو اگر کسی کی نیت یہ ہے کہ کسی کی مدد میں آؤں گا, کسی کے کام آ سکتا ہوں بوقت ضرورت, مومنوں کے کام آ سکتا ہوں, مسلمانوں کے کام آ سکتا ہوں, عبادتیں ڈٹ کر کر سکتا ہوں, اور بہت سارے صحت ہزار نعمت, ایک عام مقولہ ہے, ایک عام محاورہ ہے, بہت فائدے ہیں صحت کے, اور بیماری سے بہت نقصانات ہیں نا, تو اس کا بھی اجر و ثواب ہے اس صحت بنانے کا, ہے نا. ان کو اگر کافروں کے مشابہت بنا اپنا ہیرو نے بنا لیا تو اب ان پیچھے کیسے رہ سکتے, اس کا اجر نہیں ملتا ہے اندر کی. تو نیت دیکھی, ایکسرسائز آپ کر رہے ہیں, مبہ عمل ہے ایکسرسائز کرنا, نیت اچھی کر لی, ایکسرسائز بھی ثواب ہے نا. مبہ عمل ہے آپ کپڑے خریدنے جا رہے ہیں, اس نیت سے جائیے کہ اللہ اس کپڑوں کو لوں گا جس سے میرے جسم کے عیب ڈھکیں گے, جس سے میں تنہیں حکم دیا شرمگاہ کو ڈھکنے کا وہ ڈھکوں گا, اور جس سے جو ہے میں لوگوں کے سامنے اچھا دکھوں گا, ہے نا. تو کپڑے خریدنا بھی ثواب, دیکھ رہے ہیں آپ, ہر چیز کا ثواب, ہر چیز کا ثواب مومن پاتا ہے, یاد رکھے ہر چیز مومن کے لیے صدقہ ہوتی ہے, یاد رکھے ہر چیز کا ثواب انسان حاصل کر. نکاح کرنا مبہ عمل ہے, انسان نکاح کے لیے نیت یہ رکھے کہ اللہ اس نکاح کے ذریعے میں جو زنا سے بچ جاؤں گا, بدکاری سے بچوں گا, ایک عورت کو سہارا دینے والا بنوں گا, تیرے عبادت کے لیے جو ہے میں شادی کے بعد اولاد پیدا ہوں گی جو تیری عبادت کریں گی, تیری راہ میں ان کو لگاؤں گا, ثواب. مبہ عمل ہے, نیت بدل گئی, ثواب دے رہا ہوں. کوئی ہینڈ سیٹ خریدنے جا رہا ہے, موبائل اس نیت سے خرید, اللہ اس سے میں کئی دن کے اچھے کام کروں گا, رشتے داروں سے تعلقات قائم, دوسرے کام بھی ہوں گے اس سے, رشتے داروں سے تعلقات قائم رکھوں گا, بات چیت اس سے کروں گا, کسٹمر ہوں گے, حلال روزی میری بڑھیں گی اس سے, مبہ عمل ہے, نیت بدل گئی, ثواب. جب تک ہینڈ سیٹ چل رہا ہے ثواب. تو آپ مومن اپنی زندگی سے صبح سے لے کر شام ہر چیز ثواب میں حاصل کر سکتا ہے, بس نیت کو صحیح کر لے اپنے اعمال کے پیچھے. ہم لوگ بد نیت نہیں ہوتے, اس لیے میں نے شروع میں بے نیت ہے, کوئی چیز لی بغیر نیت کے لے لی, نیت کے ساتھ لیجیے نا, ثواب کیوں نہیں چاہتے آپ. اگر دیکھیے انسانی فطرت کیسی ہوتی ہے, عجیب عجیب ہوتی انسانی فطرت, ٹھیک, اور عورتیں اس بات کو زیادہ سمجھیں گی. ایک چیز آپ خرید رہے ہیں, کتنے کی چیز ہے, 5000 کی ایک مشین, کتنے کی مشین ہے, 5000 کی, بہت مہنگی ہے نا, 5000 کی مشین پر ایک گفٹ فری ہے, بولے چلو چلو وہ لے لیں گے. تین مشینیں ہیں, تینوں 5000 کی, ایک بہت اعلیٰ کوالٹی کی, یہ کمپنی اچھی, یہ کمپنی اچھی, لیکن اس کے ساتھ کیا مل رہا, ایک گفٹ, اور گفٹ کتنے کا مانو آپ کو, 5 روپے کا کھلونا ایک, لیکن پھر بھی انسان کی لالچ نہیں, وہ اپن لیں گے, گفٹ مل رہا نہیں, پوکٹ فری آ رہا نا, ہے نا. آپ دیکھیے بڑی کمپنیاں ایسے چھوٹے چھوٹے آفر نکالتی, کبھی تعجب ہوتا ہے, 100 کلو سرف پہ ایک بالٹی فری, بالٹی کیا 60 روپے کی آتی, لیکن برابر عورت نہیں, 100 کلو لالو نا سرف, بالٹی فری مل جائیں گی نا اپنے. ارے بی بی وہ بالٹی 60 روپے کی ہے, وہ جو 100 کلو لا کے ایکسٹرا رکھنا پڑے گا, کتنے سال چلنا ہے, نہیں باقی مل رہی نا فری. انسانی ذہنیت, تو ہم دین میں کیوں نہیں ایسی ذہنیت رکھتے, ہر جگہ ثواب کچھ تو بھی نہیں یار, ثواب یہ لے رہے لیکن ثواب کے ساتھ لیں گے تو اچھا ہے نا. ثواب ایک نیکی بھی اگر مل رہی ہے تو دنیا و مافیہا سے مہنگی ہے, تو کیوں ہے نہیں, تو دین میں نہیں یہ سب چیزیں سمجھ میں آتی ہیں, حساب کتاب. ہر چیز سے پہلے نیت ہونا چاہیے, بد نیت ہی نہیں ہم میں اکثر, بے نیت بس کر لیا. انسان گھر بنا رہا ہے, کون گھر نہیں بناتا, اس نیت سے بنائے اللہ کی اس کو کرائے سے دوں گا, حلال روزی کا ذریعہ بنے گا, نہیں ثواب, حلال روزی کا ذریعہ. اس نیت سے بنائے اللہ میرے بیوی بچے اس میں رہیں گے, یہ حفاظت ہوں گی ان کی, یہ لوگ جو ہے محفوظ رہیں گے, ثواب, آپ جائز عمل ہے, ثواب ملے گا. تو مومن ہر چیز کا ثواب اٹھا سکتا ہے اس کی اچھی نیت سے، اور بری نیت اتنی ہی خطرناک چیز ہے، یاد رکھیے، وہ بہت نقصان دہ ہو سکتی ہے، لیکن تب تک تو وہ گناہ نہیں دیں گے جب تک آپ کسی کو نہ کہیں، لیکن آپ کہہ پڑے اس بری نیت کو تو تب تو آپ کو برابر مثل ہو جائیں گا اس کے، یاد رکھیں۔ تو بہرحال مومن کا کام ہے اپنی نیت کی وہ اصلاح کریں، اپنی نیتوں کو درست رکھیں، اور اس کے مطابق صحیح نیت کے مطابق صحیح عمل کریں، اپنی نیتوں کو بھی خالص رکھیں، اپنے عمل کو بھی خالص رکھیں۔ اور نیت کا خلل یہ ریا ہے، یاد رکھیں۔ اگر کسی نے دکھاوے کے لیے عبادت میں کوئی کام کیا، ٹھیک، تو وہ کام میں انسان نے اس کو شرک کیا، یاد رکھیں، وہ کام شرک۔ انشاءاللہ کا یہ موقع ملا تو ریا اور اس کی برائیاں میں رکھوں گا، لیکن ابھی میرا صرف عنوان چونکہ نیت تھا تو میں نے اس کی رکھا۔ انشاءاللہ موقع ملے تو میں کوشش کروں گا کہ میں آپ کے سامنے نیت کے تعلق سے اگلے ہفتے جو ہے ریا کے تعلق سے کچھ باتیں، اور وعدہ نہیں کرتا ہوں لیکن کوشش کروں گا کہ اگلے ہفتے ریا کے تعلق سے، تاکہ پورا عنوان کچھ نہ کچھ حد تک مکمل، ریا کیا ہوتا ہے اور نیت۔ تو ابھی میں نے آپ کے سامنے نیت کے رکھا، تو کوشش کریں اپنی نیت کو خالص کریں، اور قطعاً جو ہے کسی کو نیت میں بتانے کے لیے، شو آف کرنے کے لیے، دکھاوے کے لیے، یا لوگ تعریف کرے اس کے لیے نہیں، بس اللہ کے لیے خالص کرے، اور خالص نیتوں کے ساتھ عمل بھی خالص اللہ کے لیے ہو، اور صحیح نیتوں کے ساتھ صحیح عمل کرے، اور اپنی نیت کو بھی برا نہ رکھے، اپنی عمل کو برا نہ کرے۔ ورنہ اگر نیت خراب ہو گئی تو کچھ نہیں کر کے صرف بول کے بھی انسان پھنس سکتا ہے، گناہ لے سکتا ہے، لیکن نیت اچھی ہے تو انسان گناہ کا سوچنے کے بعد بھی نیت بدلے تو ایک نیکی اس کو لکھ دی جاتی ہے۔ نیکی نیت اچھی نیت کرے صرف اچھے کام کے لیے، ایک نیت کے ایک نیکی لکھ دی جاتی ہے، بہت اجر و ثواب ہے۔ میں اپنی بات اسی پہ ختم کروں گا۔ اللہ رب العزت سے دعا ہے کہ اللہ سبحانہ تعالیٰ ہم کو جو کچھ کہا سنیں گے اسے عمل کی توفیق عطا فرمائے، ہم تمام کو اپنی نیتوں میں اخلاص پیدا کرنے کی توفیق عطا فرمائے، جب تک ہمیں زندہ رکھے اسلام اور ایمان پر زندہ رکھیں، خاتمہ ہمارا ایمان پر ہو۔ آخر دعوانا ان الحمدللہ رب العالمین، سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین۔